بسم الله الرحمن الرحيم إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله وبعد أعوذ بالله من الشيطان الرجيم الحمد لله الذي هدانا لهذا والصلاة والسلام على خاتم النبيين والمرسلين رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي وقال عز وجل في القرآن المجيد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا كلوا من طيبات ما رزقناكم اما بعد تمام تعریفیں اس اللہ عز وجل کے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر. الحمدللہ ہم تمام یہاں اس ہفتے واری درس قرآن کے لیے جمع ہوئے. انشاءاللہ عزیز اس مختصر سے وقت میں جس عنوان پر میں آپ تمام کے سامنے روشنی ڈالنے کی کوشش کروں گا وہ ایک ادب ہے یا آداب میں سے ایک اہم ادب ہے جس کا اگر ہم لحاظ نہ رکھے تو بہت سارے نقصانات ہمیں شخصی اعتبار سے اپنے آپ کو اٹھانا پڑتا ہے. شریعت کے اندر دیکھیے کہ ہم کس طرح سے کام کریں اس کے آداب بھی ہمیں سکھلائے گئے اور یہ بڑا اہم ہے. اگر ان آداب کو ان ادب کو ہم نہیں مانیں گے تو اس کا بہت سارا نقصان اس دنیا میں اور آخرت میں ایک نبی بھیجنے کے باوجود ہم اس کی اتباع نہ کر کے آئے دو خسارہ ہم کو اٹھانا پڑے گا. ایک دنیا میں بدنام ہوں گے کہ ان کو ادب نہیں ہے, اخلاق نہیں ہے, تمیز نہیں ہے, تہذیب نہیں ہے, کلچرڈ نہیں ہے. دوسرا نقصان یہ ہوں گا کہ ایک نبی بھیجنے کے باوجود اللہ نے ہم اگر اس کے ادب اور اخلاق کو نہ مانیں اور اس کے مطابق اپنی زندگیاں نہ گزارے تو کتنی بری بات ہوں گی. ٹھیک, تو یہ انتہائی ضروری ہے اور انشاءاللہ عزیز میں کڑی در کڑی سلسلے وار انشاءاللہ اس اتوار سے آگے جب جب میرے لیکچرز ہوں گے میں آپ کے سامنے جو انشاءاللہ جو ہے یہ ادب رکھنے کی کوشش کروں گا اور مختلف آداب ہم دیکھیں گے, چاہے پھر وہ معاملہ کھانے اور پینے کا ہو, مجلسوں میں بیٹھنے آنے اور جانے کا ہو, لوگوں سے ملاقات یا بات چیت کرنے کا ہو, ٹھیک ہے, یا کسی گھر جانے کے ادب ہو, یا کوئی آیا تو مہمان نوازی کے ادب ہو. یہ تمام چیزیں میں رکھنے کی آپ کے سامنے کوشش کروں گا اور ادب اور اخلاق کی شریعت میں بڑی اہمیت ہے, یاد رکھی بڑی اہمیت ہے ان چیزوں کی. اس لیے کہ اگر ان چیزوں کو ہم نہ مانیں گے تو ایک تو یہ ہوگا کہ ہم بد اخلاق کہلائیں گے, بے ادب کہلائیں گے کہ ان کے پاس کوئی ادب اور تمیز اور لحاظ نہیں, اور آخرت کے اندر اس کا نقصان یہ ہوگا کہ ایک نمونہ ایک نبی ہمیں دیا گیا اور ہم اس کے طریقے پہ نہ چل کے آئے. تو ہم کوشش کریں گے کہ تمام آداب اور اخلاق جو ہمیں شریعت اور دین نے بتائے اس کو ماننے کی کوشش کریں گے. دوسرا, کبھی یہ ہوتا ہے کہ ہم شرعی آداب اور اخلاق کو چھوڑ دیتے ہیں اور پتہ نہیں دنیا کے کس قوم کے کس مذہب کے اور کن لوگوں کے آداب اور اخلاق ہم پر حاوی ہو جاتے ہیں کہ وہ اتنے زیادہ ہم پر حاوی ہوتے ہیں کہ اصل ادب اور اخلاق ہم بھول جاتے ہیں جو شریعت کے ہیں, اور ان ادب اور اخلاق کو جو کہ ناقص ہوتے ہیں, کمزور ہوتے ہیں, مکمل نہیں ہوتے ہیں, یونیورسل جس کو کہیں گے وہ کائناتی نہیں ہوتے ہیں. وہ ہو سکتا کسی ایک قوم ایک جگہ درست ہو جائے, ہمیشہ کے لیے نہیں. شریعت کے ادب اور اخلاق پورے دنیا کے لیے اور سب کے لیے فائدہ مند, سمجھ رہے بات کو. تو ہو سکتا ہے کسی خطے یا قوم میں تو ہو جائے لاگو لیکن سب کو بھانے والے نہیں, یاد رکھیے وہ درست نہیں ہوں گے کبھی بھی. اور پھر وہ ادب اور اخلاق کچھ ہم اپنا لیتے ہیں اور اس حد تک اپنا لیتے ہیں کہ اسی طور طریقے پہ اپنی زندگی جیتے ہیں, تو پھر اس حدیث کو ہم اپنے ذہن میں رکھیں جو پچھلی مرتبہ میں نے کافی تفصیل میں رکھی تھی, من تشبہ بقوم فہو من, جو جس قوم کی مشابہت اختیار کریں گا وہ اس میں کہلائیں گا, وہ اسی میں سے ہوں گا, اس کا حساب انہی میں سے ہوں گا. تو اندازہ لگائیے, تو کیا ایسا نہ ہو کہ ہم دوسری قوموں کی مشابہت میں اتنے چلے جائے کہ ہم اسلامی ادب اور اخلاق بھول جائے جو کہ باعث اجر و ثواب ہے, ٹھیک ہے, اور یونیورسل ہے, مطلب یہ عالمی سطح پر لاگو ہے, یہ کسی قوم خطے کے نہیں کہ کسی ایک شہر میں ایک بستی میں لاگو ہو جائے باقی لوگ تو ہنسے آپ پر. یہ بہت اہم چیز ہے, یاد رکھیں. تو انشاءاللہ اسی کڑی میں ادب اور اخلاق کی میں آج آپ کے سامنے کھانے اور پینے کے کچھ ادب رکھنے کی کوشش کروں گا. اس لیے کہ کھانا اور پینا ایک ایسا معاملہ ہے جس سے کوئی بھی انسان جو زندہ ہو مستثنا نہیں, ایکسیپشنل نہیں کہ زندہ ہو اور اسے کھانے پینے کا معاملہ نہ ہو, ہے نا, بلکہ انسان زندہ ہے تو کھاتا اور پیتا ہوں گا تبھی زندہ ہے نا, بغیر کھائے پیے کے تو کوئی زندہ نہیں رہ سکتا, ٹھیک ہے. تو ظاہر سی بات ہے اس کے ادب اور اخلاق تو ہمارے لیے بہت زیادہ ضروری ہے. انشاءاللہ ہم پھر مہمان نوازی کی بھی دیکھیں گے, مہمان جانے کی بھی دیکھیں گے, کسی کے پاس جانے آنے دیکھیں گے. آج میں انشاءاللہ عزیز ادب اور اخلاق کی کڑی کو جو ہے شروعات جو ہے اس سیریز کو ہم لوگ جو ہے کھانے اور پینے کے ادب سے کریں گے, اس لیے کہ اتنے کامن ہیں, اتنے عام ہیں کہ جس کو انتہا نہیں, اور آج ہم اس معاملے میں اتنے کمزور ہیں کہ مجھے بتانے کی ضرورت نہیں ہے. ایسے میں نے کئی لوگوں کو دیکھا ہے जो अगर खाएंगे तो सीधे हाथ से खाएंगे और कोई चीज पिएंगे तो उल्टे हाथ से पीते हैं, इसलिए कि वेस्टर्न कल्चर में उनको एक बैक वक्त दो काम करने होते हैं, है ना। तो वो खा भी रहा है एक हाथ से और पी भी रहा है दूसरे हाथ से, है ना। तो लिहाजा मुसलमान भी जो इसकी नखाली करते हैं और खाए एक हाथ से रहा है कुछ उसके हाथ में और पिए एक हाथ से रहा है, आप कहेंगे ऐसा क्यों? तो वो कहेगा लेफ्ट हैंड को वेस्ट नहीं करना चाहिए, शरीयत ने इसके भी काम दिए मेरे भाई, ये वेस्ट नहीं है, ठीक। नहीं नहीं वो वेस्ट नहीं होना चाहिए ना, शरीयत ने उल्टे हाथ सीधा हाथ दोनों के इस्तेमाल है। तकरीबन कामों में ज्यादा से ज्यादा काम हम सीधे हाथ का इस्तेमाल करेंगे, जहां ताकत तवानाई ज्यादा कुव्वत की जरूरत है दोनों का इस्तेमाल करेंगे, वहां है ना उसका इस्तेमाल मुकम्मल तौर से, उसको माजूर लागर लावा जो है पैरालाइज नहीं कर दिया शरीयत, है ना। नहीं बोले दोनों हाथ इस्तेमाल होना चाहिए दोनों हाथ, तो ये दुरुस्त नहीं है याद रखे। और आप सल्लल्लाहु अलैहि वसल्लम ने इस बात की वजाहत हदीस में यूं की कि शैतान अपने उल्टे हाथ से खाता और उल्टे हाथ से पीता है, याद रखे। मोमिन उल्टे हाथ से हाथ खाता और पीता नहीं, शैतान अपने उल्टे हाथ से लेफ्ट हैंड से खाता और पीता है, मोमिन सीधे हाथ से खाते और पीते हैं। तो हम देखते हैं कि आज लोग उल्टे हाथ से खा रहे और पी रहे हैं, यह एक अजीब मामला है। तो आइए खाने और पीने के क्या अदब क्या अखलाक क्या लिहाज मैं आपके सामने मुख्तसर से जो है रखने की कोशिश करूंगा, और इंशाल्लाह ये जो सीरीज होंगी हर लेक्चर सिर्फ एक लेक्चर में इंशाल्लाह मैं कोशिश करूंगा खत्म करूं, ताकि ये वो लोग जो इंटरनेट के जरिए इसको देखना चाहते हैं उनके लिए भी सहूलत होती कि एक से डेढ़ घंटे का लेक्चर हो तो आसानी सुनते हैं। वरना अदब पे हम खाने पीने के लेंगे तो कई हफ्ते हम ले सकते हैं, लेकिन फिर लोगों को मुश्किल ये कि हर कोई देख नहीं सकता है या हर कोई सुनने को उतना वक्त नहीं रखता है। बहरहाल तो सबसे पहली चीज तो ये कि मोमिन जो है जो भी काम करता है वो अल्लाह की रजा और खुशनुदी के लिए करता है, जो भी काम, तो उसमें शामिल खाना और पीना भी है। तो खाना और पीना भी हम इसलिए करते हैं अल्लाह की खुशनुदी और रजा के लिए। और एक अहम नुक्ता अहम पॉइंट मेरा याद रखिए, मोमिन जीने के लिए खाता है खाने के लिए नहीं जीता है। आजकल हम में से, मैं आप पे इल्जाम नहीं डाल रहा हूं, आजकल हम में से अक्सरियत खाने के लिए जीते हैं जीने के लिए नहीं खाते है नहीं यही मामला, यही मामला है हमारा आज कि हम खाने के लिए जी रहे हैं, सब कुछ खाने के लिए। और इस हद तक खाने का मामला हो चुका है कि एक वाकया मेरे जहन में आ रहा है कि एक मरतबा एक जगह एक एक एक, एक इज्तिमा मुनक्कद हुआ, और उस इज्तिमा के अंदर जो है खाना रखा गया। तो एक ऐसी बस्ती में वो इज्तिमा हुआ था जहाँ के लोग बड़े खाने के शौकीन हैं, दुनिया भर में मशहूर और मारूफ है वो लोग। अब जब रखा गया तो वो जो साहिब इज्तिमा थे जिन्होंने मुनक्कद किया था, उन्होंने कहा कि यहाँ के लोग जरा खाने के आदी है, तो लिहाजा खाने के साथ साथ मिठाई बनाया जाएगा। तो उन्होंने खाना भी बनाया और दीनी इज्तिमा था, हालांकि फिर भी कोशिश करके मीठा बनाया गया ताकि आने वालों का लिहाज रखा जाए। अब मैं चूंकि उस मजलिस में था, लोग आए खाना खाए, तो मैं जहां बैठा था तो वहां वो मीठा बना, सेवियों का मीठा था। अब जब वो खाना खा रहा था, मेरे बाजू एक शख्स तो कहा कैसे हलकट लोग है यार, मीठा भी नहीं बनाए, हालांकि बना था, थोड़ा देर से आया तो फौरन मीठा आ गया। अब मैंने कहा मीठा आने के बाद अब ये क्या कहता देखेंगे। फिर उसने मीठा खा और कहा क्या हलकट लोग है यार, एक ही मीठा बनाए। अब अंदाजा लगाइए, अंदाजा लगाइए, मतलब मुकम्मल तौर से हम जो है खाने और पीने के लिए जी रहे हैं ऐसा लगता है, मतलब जीने के लिए इस्तेमाल नहीं होता है खाना पीना, खाने के लिए जी रहे हम, ये इस किस्म की हालत है ना। और अगर कोई कह दे कि भाई कल आपको दावत है तो आज से ही भूखा रहता आदमी, इसलिए कल दावत है ना, दावत का मुकम्मल फायदा उठाना चाहिए, ठीक। तो ये सब इस्लामी तरीके नहीं है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने तो जो बात हमें बयान की इतना सादा ही दीन, और आप फरमाते और कहा कि जब आप सल्लल्लाहु अलैहि वसल्लम खाने और पीने के ताल्लुक से आपके सामने बयान किया तो आपने फरमाया और कहा कि हम जो है भूख के बगैर नहीं खाते, और फरमाया जब खाते हैं तो सैर होकर नहीं खाते, मतलब आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया और कहा नाउनु कौमुन कि हम वो कौम है, मतलब मुसलमान वो लोग हैं जो भूख के बगैर नहीं खाते और जब खाते हैं तो सैर होकर नहीं खाते। सैर होकर जानवर खाता है याद रखिए, कि तो उसको पता है कि एक बार मिलेगा तो अगली बार का पता नहीं, तो जानवर शेर होकर खाता है, इतना खाता है कि फिर पड़ जाता है। तो मोमिन का मामला वैसा नहीं। आपने फरमाया हम वो कौम है जो भूख लगने पर खाते हैं और शेर होकर कभी नहीं खाते हैं। हमारा मामला क्या है देखिए, इस हदीस के मुखालिफ हम जो है भूख लगो मत करो लगो हमेशा खाते हैं, और जब खाते हैं तो शेर नहीं ढेर होकर खाते हैं, इतना खाते हैं कि हल्ला ही मुश्किल है ना। बहुत से लोग आप देखेंगे उनसे बात करें तो हाँ रहा है बात करते करते, भाई क्या बात है, सांस की शिकायत है क्या, नहीं हार्ट का प्रॉब्लम है क्या, नहीं फलाएं क्या, नहीं ज्यादा खा लिया, उसकी वो जो सांस है ज्यादा खाने से चल रही है। तो कहा हम जो है ऐसी कौम है जो भूख लगने पर खाते हैं, और मोमिन का मामला ऐसे ही याद रखे, भूख लगे तो खाता है नहीं तो नहीं, और जब खाता है तो सैर होकर नहीं खाता है, ٹھیک ہے. تو اتنی سادگی اسلام میں. اور یہ بات بھی یاد رکھی, کسی مباح جائز عمل کو اگر اس کے پیچھے نیت کو خالص کر کے اچھا کر لیا جائے تو وہ مباح عمل بھی کرنا باعث اجر اور ثواب ہوتا ہے. تو اگر مومن کھانا کھاتا ہے اور اس نیت سے کھاتا ہے کہ اس کھانے سے جو غذائیت سے مجھے توانائی, تندرستی, طاقت ملیں گی, اس طاقت کو اللہ کی عبادتوں میں, اللہ کے دین کے لیے, لوگوں کی مدد کے لیے اور مختلف کاموں میں میری صحت کام آئیں گی, اس نیت سے کھاتا ہے تو اس کا کھانا بھی باعث اجر اور ثواب ہے. اس لیے کہ جب کسی مباح عمل, جائز عمل کے پیچھے نیت درست ہو جائے تو وہ عمل بھی کیا ہوتا ہے, باعث اجر اور ثواب ہوتا ہے. تو مومن کھاتا بھی ہے تو اس کا ثواب اور فائدہ اٹھاتا ہے, اس لیے کہ وہ توانائی اور طاقت پائے, اس لیے کہ وہ عبادتوں کو ڈٹ کر کرے. اور آپ صلی اللہ علیہ وسلم فرمائے کہ قوی مومن کمزور مومن سے زیادہ بہتر ہے. حالانکہ دونوں خوبیاں, دونوں میں خوبیاں, دونوں اچھے ہیں, لیکن قوی جو ہیں وہ زیادہ. اس لیے کہ قوی مومن وہ ہوں گا جو اپنی صحت کا خیال رکھیں گا, اور صحت کی خیال میں سب سے پہلے کھانے پینے کا نظم درست ہونا ضروری ہے. آج کھانے پینے کا نظم ہمارا چونکہ درست نہیں ہے, مختلف قسم کی بیماریوں میں ہم بہت کم عمروں سے 15-20-25 سال کی عمروں سے مبتلا ہو جاتے ہیں اور پریشان ہوتے ہیں ساری زندگی. عمر ابن خطاب رضی اللہ عنہ کے پاس ایک شخص آیا جس کو آپ نے دیکھا تو اس کا پیٹ بڑا باہر تھا اور سینہ اندر تھا. تو آپ نے اس کو دیکھ کر کہا یہ کیا ہے, اس کا پیٹ باہر دیکھ کر کہا یہ کیا ہے. تو کہا امیر مومن اللہ کا فضل ہے. کیا کہا اس نے؟ امیر مومن اللہ کا فضل ہے. تو کہا تجھ پر اللہ کا فضل نہیں ہے, تجھ پر اللہ کا عذاب ہے, اس لیے کہ تو نے اتنی بڑی ٹون کر لی اپنی, اب تو اللہ کے نام جہاد میں کیسے بھاگ سکے گا؟ موٹا آدمی بھاگ سکیں گے بتائیے. صحت ہونا الگ چیز ہے, موٹا ہونا الگ بات ہے. یاد رکھیں صحت اور موٹاپے میں فرق ہوتا ہے. ایک آدمی 100 کلو کا ہوں گا لیکن صحت مند ہوں گا, اس لیے کہ اس کی باڈی کا ہر حصہ ایکویلنٹ ہے, بیلنسڈ ہے. اور ایک آدمی ہے تو جو ہے 100 کلو کا لیکن اس کا جسم کا باقی حصہ سب بالکل کاڑی موڑی, صرف پیٹ بڑا ہے, تو ظاہر سی بات ہے اب یہ وزن اس کے لیے بیماریوں کے باعث ہے. تو صحت اور موٹا ہونا دونوں میں فرق ہوتا ہے. یاد رکھیں. تو کہا یہ اللہ کا تجھ پر رحمت نہیں ہے, مطلب رحمت سمجھ رہا ہے تو اتنے بڑے پیٹ کو, اس لیے کہ تیرا سینہ اندر اور پیٹ باہر ہوگا تو کیا تو کام کرے گا. اور صحابہ کا معاملہ تو یہ تھا, ہم ان کی زندگیاں دیکھیں, سینے باہر اور پیٹ اندر ہوا کرتے تھے, ہے نا, اور اتنا کھاتے تھے جتنا ضرورت ہوتی تھی. اور حدیث میں بھی آپ نے فرمایا کہ اتنا کھاؤ پیو جتنے سے انسان کھڑا رہ سکے, بس کافی ہے اتنا, اس سے زیادہ کیا کرنا ہے. لیکن آج ہمارا معاملہ کیا ہے, بہرحال اس شریعت کی, اسلام کی سادگی کو جو ہم نے چھوڑا, ادب اخلاق چھوڑا, تو نقصان تو اٹھا رہے ہیں کہ سیر ہو کر کھا رہے ہیں, نقصان اٹھا رہے ہیں. تو بہرحال کھانے پینے کے ادب کا بہت زیادہ ہم کو لحاظ رکھنے کی ضرورت ہے, ورنہ اس کے اندر اگر ہم بد نظمی کریں گے, اس ادب کو فالو, یہ ادب اخلاق بڑے اہم, یاد رکھیے یہ بھی واجبات میں سے, نہیں کریں گے تو پھر جو نقصان اٹھا رہے ہیں بیماریوں کی شکل میں, اور جو نقصان اٹھائیں گے بد اخلاقیوں کی شکل میں کہ ادب نہیں معلوم کھانے کی بد اخلاق, یا پھر جو نقصان اٹھائیں گے غلط ادبوں کو, دوسری تہذیبوں کے اخلاق کو, ادب کو اختیار کر کے غلط کام کر کے, وہ آخرت میں دنیا میں دونوں میں اس کا نقصان بھگتنا ہے. یہ بڑی اہم بات ہے, یاد رکھیں. تو ایک ادب اور اخلاق کو ہم نبی اکرم صلی اللہ علیہ وسلم کسی ایک معاملے میں چھوڑ کر پتہ نہیں کتنے کتنے نقصانات دنیا میں اپنی شخصیت کے ساتھ, آخرت میں اپنے جسم کے ساتھ کرنے والے ہیں. تو بہت ضروری ہے کہ ادب اور اخلاق ہمیں بچپن سے بچوں کو سکھانا چاہیے, اور ہم خود ہر معاملے میں سیکھیں کہ بھائی یہ کام کا کیا ادب ہے, وہ کام کا کیا ادب ہے. اور یہ شریعت تو اتنی جو ہے مکمل ہے, اور اپنے ماننے والوں کی اتنی رہنمائی کرتی ہے کہ اگر حجامت بھی کرانا ہو کٹنگ, تو اس کے بھی اصول آداب اخلاق بتا دیے, کیسی ہوں گی کیسی نہیں ہوں گی, کون سی درست ہے کون سی درست نہیں ہے, کیسی کرنا ہے کیسی نہیں کرنا ہے, کدھر سے شروع کرنا ہے کدھر ختم کرنا ہے, یہ تک بتایا گیا حدیث کہ آپ صلی اللہ علیہ وسلم جب جو ہے بال بناتے, ترشواتے, کاٹتے, کٹنگ کرتے, تو سیدھے سے شروع کرنے لگاتے اور الٹے کی طرف جانب ختم کرتے. تو اتنا جو شریعت بتا رہی ہے, اتنی رہنمائی کر رہی ہے اپنے اخلاق اور ادب میں, اور وہ امت کو آج بد اخلاق دنیا کہہ رہی ہے. چاہے تو انہوں نے اپنے اخلاق, ان کے ادب کو بہت اونچا سمجھ لیا, تو وہ تو ان کی غلط فہمی ہے, اس کو دور کرنا ہوں گی آپ کو اپنے ادب اور اخلاق بتا کر, ٹھیک. یا پھر ہم ان سے مایوب ہو کر رہے کتنے ان کے اخلاق اچھے ہیں, تو پھر یہ تو بہت بری بات ہے, اس لیے کہ ہم نے اپنے ادب اور اخلاق سیکھے ہی کہاں ہیں. یاد رکھیں سیکھے ہی کہاں ہیں. اور کبھی کبھار جب ہم کسی عمل کو بہت زمانے تک چھوڑے رہتے ہیں تو اس کا نقصان یہ ہوتا ہے کہ ہم اس عمل کرنے کو آکورڈ فیل کرتے ہیں, مطلب وہ عمل ہم کو غلط لگتا ہے اور دنیا جو کر رہی وہ عمل ہم کو درست نظر آتا ہے. یاد رکھیے یہ بات بڑی اہم ہے. مطلب مثال کے طور پہ آپ ایسی دنیا میں جائیں گے جہاں لوگ بد اخلاقی کو اخلاق سمجھ رہے ہیں, تو جب آپ اخلاق پہ رہیں گے تو وہ کیا سمجھیں گے اس اخلاق کو؟ بد اخلاقی, بے ادبی. تو ہم کو ان آداب اور اخلاق جو نبی اکرم صلی اللہ علیہ وسلم نے بتائے ہیں اس کو دنیا میں عام کرنا ہے, اور لوگوں اور قوموں کو سکھانا, یہ ادب اور اخلاق ہوتا ہے, ٹھیک ہے. کیوں تو ہم نے خود چھوڑ دیا تو لوگوں کے ادب اور اخلاق اپنا لی. اور اس حد تک کہ میں نے ایک شخص کو دیکھا, وہ کھانا کھا رہا تھا, تو کھانا کھانے کا طریقہ یہ تھا کہ ان کے گھر میں جب وہ کھانے کو بیٹھے تو ان کے پاس تختے لگے تھے, 1-2-3 کئی تختے تھے. جب لوگ آئے کھانے کو تو سب کو ایک تختہ دیا گیا, میں تعجب میں تھا، مطلب میں ایسا کھانا مسلمان سماج مسلمان فیملیز میں نہیں دیکھا، یہ مسلمان تھے. اس کے بعد پھر ایک ایک تھال دی گئی، ایک دو تین سب کو تھال دی گئی. چلو یہ بھی ٹھیک ہے، کوئی مسئلہ نہیں، تھال میں الگ الگ انسان کھائے. پھر تھالوں میں چھوٹی چھوٹی چھوٹی چھوٹی چھوٹی الگ الگ کٹوریاں تھیں، جیسا غیر مسلم ہوتا نا فلاں سبزی کھاتے، یہ بھی کوئی حرج نہیں ایسا کھانے میں بھی، وہ بھی رکھ دیا گیا. پھر سب کے اپنے اپنے پانی کے الگ لوٹے تھے اور ایک گلاس تھے، سمجھ رہے. چلو یہ بھی سمجھ میں آیا کہ غیر مسلموں میں اس طرح کا طریقہ ہے، گول تھالیاں چھوٹی، وہ الگ تختہ لے کر بیٹھتے ہیں، ایک گول ایک خاص برتن میں پانی ہوتا اور گلاس ہوتا، وہ بھی ٹھیک تھا. اس کے بعد وہ سب بیٹھے کھانے کو اور پانی ہاتھ میں لے کے کھانے کی طرف یوں کرنے لگے، سب پانی کھانے کی طرف ڈالنے لگے، وہ جو کپ میں سے تھا لے کر. یہ سب تو ٹھیک تھا، باقی پورے عام الگ بیٹھ کے کھانا، الگ کعبے میں کھانا، غیر مسلم قوموں کے جو برتن استعمال کرنا، اس میں بھی کوئی حرج نہیں، شریعت منع نہیں کرتا. وہ پانی جب ڈالا تو مجھے تعجب ہے، یہ کیوں؟ اس لیے کہ غیر مسلموں میں ایک طریقہ ہے کہ کھانا جو ہوتا ہے وہ ذات پات کے اعتبار سے ہوتا ہے. تو اگر کبھی چھوٹی ذات والے کا کچھ آ گیا ہوں گا تو وہ کچھ پڑھ کر وہ دم کر کے اس کو احاطہ کر لیتے ہیں کھوا کے، کہ بھائی اس میں کچھ خراب آ گیا ہوں گا تو ہم شدھ ہو جانا، ہم وہ ناپاکی اس کی پلیت پہ ہم کو نہیں لپٹنا. یہ ہائی کاسٹ لوگ تھوڑا اس طرح سے کھاتے. تو مسلمانوں نے نہ صرف ان کے طور طریقے اپنا لیے، مکمل طور سے کھانے کا طریقہ بھی لے لیا، گویا اس شریعت نے ان کو کھانے میں اور اس کا طریقہ لے لیا. سمجھ رہا بات کو؟ ایک جگہ میں ایک مقام پر گیا، بڑی محفل میں، بڑے اس میں لوگ شامل تھے، کچھ لوگ وہ بھی تھے جو مفتیان اور علماء، ان کے آگے سندیں تھیں بڑی بڑی. اس محفل میں میرا جانا ہوا، میں بیٹھا تو وہاں میرے بازو ایک بڑے مفتی صاحب تھے جو وہاں کے ہیڈ تھے. ایک شخص آیا اور اس نے ایک رکابی اٹھائی، اس میں نمک تھا، اور نمک کو یوں لے کر چاٹا، اس نے نمک کو لے کر چاٹا. تو بازو ایک صاحب تھے جو مفتی صاحب کے ادھر تھے، میں ادھر سے تھا، وہ بیچ میں تھے، وہ ادھر سے تھا. کہا مفتی صاحب یہ کیا سنت ہے کھانے سے پہلے نمک کھانا؟ ایسا اس شخص نے کہا، کیا سنت؟ کیا جواب دینا چاہیے تھا انہوں نے؟ ہاں سنت ہے. نہ سنت نہیں، غلط ہے، ٹھیک ہے. اب چونکہ ان کو سب کو خوش رکھنا تھا، ادھر والوں کو بھی، ادھر والوں کو بھی، جس نے کھایا اس کو بھی خوش رکھنا ہے، جس نے وہ کیا. تو کہا اگر سب کرتے ہیں تو سنت ہوں گا ہی. کیا کہا؟ اگر سب کرتے ہیں تو سنت ہوں گا ہی. تو میں ادھر سے بیٹھا تھا ان کے، میں نے صرف ان کے مانڈی پر ہاتھ رکھا، صرف میں نے کیا کیا، ان کے مانڈی پر ہاتھ رکھا. تو جو ہی میں نے مانڈی پہ ہاتھ رکھا تو وہ میری طرف متوجہ ہوئے، کہا غالباً میرے اور آپ کے استاد ایک ہی ہوں گے، تو تھوڑا خاموش رہنا زیادہ بہتر ہے بولے. صرف میں نے مانڈی پہ ہاتھ رکھا ان کے، ایسا جب انہوں نے یہ کہا تو صرف ہاتھ رکھا، تو انہوں نے ایسا پلٹے، اور چونکہ فاضل دیوبند میرے آگے ایک سند لگی ہوئی تھی تو وہ بھی دیوبند سے فارغ تھے، تو ان کو لگا شاید میں بھی جو ہے جامعہ دینیہ دیوبند سے فارغ ہوں، وہ دارالعلوم دیوبند نہیں، وہ ایک الگ ہوتا ہے، اس کی ڈگریاں الگ ہوتی ہیں. بہرحال تو انہوں نے ہاتھ رکھ کر کہا غالباً تمہارے اور میرے استاد ایک ہی ہوں گے، خاموش رہو تھوڑا. اور میں خاموش بیٹھ گیا، لیکن مجھے تعجب ہوا. میں نے بعد میں پوچھا یہ شریعت کا تو نہیں، فقہ کا کون سا اصول ہے کہ اگر سب کرے تو وہ سنت ہوں گا ہی؟ مجھے تھوڑا سا، میں چاہ رہا تھا آپ سے وہ کلیئر کر لوں کہ شریعت کا ایسا کون سا عمل ہے کہ جس کے تحت، یا فقہ کا کون سا اصول ہے جس اصول کے تحت اگر سب کرتے ہوں گے تو سنت ہوں گا ہی، یہ کون سا اصول ہے؟ اس اعتبار سے آپ کے اصول کے، تو میں جس علاقے سے آتا ہوں وہاں ہر آدمی خبر کے سامنے جھکتا ہے، تو سنت ہوں گا ہی پھر، چونکہ سب کرتے ہیں نا، سب لوگ جو ہے سواریاں نچاتے ہیں جس علاقے سے میں آتا ہوں، تو اس کا سنت ہوں گا ہی، چونکہ نمک سب کھا رہے ہیں تو اس کا سنت ہوں گا ہی، آپ نے اصول دیا. تو یہ کون سے فقہ کے اصول سے آتا ہے؟ تو انہوں نے کہا نہیں بس ایسا ویسا بات کو گھما دیا، کہا بعد میں بات کریں گے. میں نے کہا آپ توبہ کیجیے اور اگلی بار مجلس میں بول دیجیے، میں نے جب تو عزت رکھ لی آپ کی، چونکہ بڑا ان کا نام تھا، تو میں نے درست نہیں سمجھا، ورنہ پھر بد اخلاق، یار یہ لوگ اخلاق نہیں رکھتے، کتاب و سنت سے بات کرتے، یہ طریقہ تھا کیا؟ مجھے خاموشی، میں نے اصلاح کی، اب پتہ نہیں انہوں نے بولا نہیں بولا بعد میں. تو اندازہ لگا یہ طور طریقے اپنا لیا ہم نے، جو شیعوں کی دین ہیں، ہندوؤں کی دین ہیں، مجوسیوں کی دین ہے کھانے اور پینے میں، تو بہت ضروری ہے. یا ویسٹرنرز کی دین ہے، الٹے ہاتھ سے پی رہا ہے سیدھے ہاتھ سے کھا رہا ہے نا، چائے پی رہا ہے تو الٹے ہاتھ سے، کھانا کھا رہا ہے سیدھے، ایسا کیوں؟ دونوں استعمال ہونا چاہیے ہاتھ. تو یہ سب چھوڑیے اور کتاب و سنت پر آنا، یہ وقت کی اہم ضرورت ہے. جس نبی پہ دنیا پورے الزام لگا رہی ہے، ہمیں اس الزام کا جواب یوں دینا ہے کہ تم اس شخص کو بدنام کرتے ہو، ہم اس کے متبعین، ہم اس کے طریقے پر چل کر تمہیں بتاتے ہیں کہ ہم اس کے محبت کرنے والے ہیں، اور یہ شخص وہ ہے جس کو مانا جائے، جس کے پیچھے چلا جائے، ٹھیک ہے. بہرحال آئیے، تو کھانے پینے سے پہلے کیا کچھ ادب ہم لحاظ رکھیں گے وہ رکھتا ہوں، کھاتے وقت کے آداب لحاظ رکھیں وہ رکھتا ہوں، کھانے کے بعد کے ادب اور لحاظ ہوں گے وہ انشاءاللہ اس کے بعد نکات کی شکل میں، 1-2-3 پوائنٹس کی شکل میں آپ کے سامنے، 10-10 کی شکل میں آپ کے سامنے رکھنے کی کوشش کرتا ہوں. پہلی چیز، مسلمان کے لیے لازم ہے کہ وہ حلال اور پاک چیز کھائے جب کھانا کھائے. تو پہلی چیز کھانے سے پہلے یہ چیز ہوں گی کہ ہم جو بھی کھانا کھائے وہ حلال اور پا پاک ہو، اس لیے کہ اللہ رب العزت نے قرآن میں حکم دیا، سورہ بقرہ سورہ نمبر 2 آیت نمبر 182 کے اندر جو میں نے آپ کے سامنے پڑھی تھی، اللہ رب العزت نے فرمایا 172 کے اندر، جس میں اللہ نے فرمایا یا ایھا الذین آمنوا کلوا من طیبات ما رزقناکم، اے وہ لوگ جو ایمان لائے ہو کھاؤ ان چیزوں میں سے جو اللہ رب العزت نے پاک تمہارے لیے جو ہے جو طیبات پاک چیزیں جو کھانے کے لیے رکھی ہے۔ تو یہاں کھانا ہم جو بھی کھائے وہ پاک ہو، اور کسی بھی کھانے کے لیے تین چیزوں کو آپ ذہن میں رکھے۔ پہلا، وہ کھانا خود حلال ہو، جو چیز کھائی جا رہی ہو کھلائی جا رہی ہو حلال ہو۔ دوسرا، جس مال سے کھلائی جا رہی ہو وہ حلال طیب ہو پاک ہو۔ اور تیسرا، جس نسبت سے کھلایا جا رہا ہو وہ نسبت بھی شریعتاً حلال ہونا چاہیے۔ جیسا کہ کھانا حلال ہے، پوریاں حلال، ملیدہ حلال، روٹ حلال، چونگے حلال، شربت حلال، ٹھیک، یہ سب حلال ہے، میٹھے حلال، زعفران حلال، ٹھیک، یہ حلال ہے، پیسہ بھی حلال جو آپ نے جس سے خریدا، لیکن نسبت آپ نے غلط کی، فاتحہ کا، درود کا، فلاں کا، تیسری کا، گیارہویں کا، نسبت حرام ہو گئی، تو کیا ہوا، غلط ہو گئی، تو یہ اب کھانا کھانے لائق نہیں رہا، ٹھیک ہے۔ نسبت بھی اچھی ہے ولیمے کا کھانا، حلال مال بھی حلال ہے، حلال مال سے کھلا رہا ہے، لیکن شراب پلا رہا ہے ولیمے کے اندر، تو کیا ہو گیا، اب کھانا حرام ہو گیا، تو بھی نہیں کھا سکتا۔ تینوں شرط، چیز کا حلال ہونا جو کھلائی پلائی جا رہی ہو، مال کا حلال ہونا جس سے کھلایا پلا جا رہا ہو، اور اس کی نسبت حلال ہو کس وجہ سے وہ کھانا کھلایا جا رہا ہے۔ کوئی کہے آئیے میرے پاس کھانے کو، مال بھی حلال کھانا بھی حلال، لیکن وہ کسی دیوی کے نام پہ کھلا رہا ہے، تو نہیں چلیں گے، اس لیے کہ نسبت دیوی ہو گئی، اس کا ایک تہوار ہو گیا، سمجھ رہے بات کو۔ تو یہ چیز ہے، تو پہلی چیز، جو چیز کھائی جا رہی ہو کھلائی جا رہی ہو حلال ہونا شرط ہے۔ حلال ہونے کے لیے تین نکات یاد رکھیں، کھانا حلال، مال حلال، نسبت، جس نسبت سے کھانا حلال ہونا ضروری ہے، ٹھیک ہے۔ دوسری چیز، کھانے پینے کا مقصد ایک مومن یہ رکھے کہ اس سے میں تقویت حاصل کروں اور اللہ کی عبادت کروں گا، تو اس سے کیا ہوں گا، یہ کھانا پینا بھی آپ کا باعث اجر اور ثواب اور عبادت ہو جائے گا، یاد رکھیں، سمجھ رہے ہیں بات کو، کہ جب میں کوئی چیز کھاؤں گا، ٹھیک ہے، تو جو چیز کھلائی جا رہی ہے وہ حلال ہو، جس نسبت سے کھلا جا رہی ہو، جس مال سے کھلا جا رہی ہو، اس کا حلال ہونا تینوں کا یاد رکھیے، ہمارے لیے جو ہے یہ شرط ہے، یاد رکھیے، ٹھیک ہے۔ اس کے بعد دوسری چیز، جب بھی مومن کوئی چیز کھائے تو اس نیت سے کھائے کہ جو ہے اس سے مجھے تقویت، توانائی، اس غذا سے جو ہے مجھے جو ہے وہ ہوں گا، جس کے باعث میں اللہ کی عبادت کروں گا، اس کی بندگی کروں گا، عبادتوں کو ڈٹ کر کروں گا، یہ تمام چیزیں، یہ اگر نیت ہو تو یہ کھانا بھی ہمارے لیے باعث اجر اور ثواب ہو جائے گا۔ تیسری چیز، جب کھانے کے لیے ہم بیٹھے تو اس سے پہلے ہم اپنے ہاتھوں کو دھو لیں، یہ بڑی اہم چیز ہے۔ آج دنیا بھر میں صرف ہاتھ دھونے کے لیے کئی تحریکیں چلتی معلوم آپ کو، بلکہ سال میں ایک دن آتا ہے جس دن کو کہتے ہیں واش یور ہینڈز ڈے، اس دن تعلیم دی جاتی ہے کہ ہاتھوں کو دھویا جائے، معلوم آپ کو، پورے دنیا میں مشن چلتے ہیں، یونیسکو کی طرف سے چلتے ہیں، ہو کی طرف سے، ورلڈ ہیلتھ آرگنائزیشن کی طرف سے، اس لیے کہ اکثر بیماریوں کی جڑ ہاتھ کو نہ دھو کر کھانا ہے، معلوم آپ کو، حتیٰ کہ ذہن کے اندر کچھ، دماغ کے اندر کچھ قسم کے ورمز اور کیڑے پیدا ہوتے ہیں انسانی ذہن میں، جس کی بنیاد یا تو سور کا گوشت کھانا یا تو بغیر ہاتھ دھوئے کے کھانا کھانا، دو وجہ ڈاکٹرز بتاتے ہو سکتی، جس کی وجہ سے ذہن دماغ کے اندر، جانوروں میں ہوتے انسان میں کیڑے ہو جاتے ہیں، ہاتھ نہیں دھونے کے نقصانات دیکھیں۔ تو دنیا میں مشن چلا جاتا ہے کہ ہاتھ دھویا کرو، فلپائن، تائیوان، یہاں اتنے مشن سے، لاؤس یا آپ جائیے ویتنام، کی ہاتھ دھونا چاہیے، چونکہ ہاتھ نہیں دھونے سے اکثر بیماریاں ملوث ہیں دنیا۔ تو سنت رسول یہ ہے کہ اگر ہاتھ پر میل کچیل ہو تو ہاتھ کو دھو لے، یہ کھانے سے پہلے ہی ہوں گا ظاہر سی بات ہے، ٹھیک، ہاتھ کو دھو لے، ہاتھ کو صاف کر لے۔ اب دھونے کی مختلف قسم ہو سکتی ہے، آج کے جدید دور میں ہر بار پانی میسر نہیں ہوتا ہے، تو کئی ہاتھ دھوئے جاتے ہیں، کئی ہاتھوں پہ لکوڈز ڈالے جاتے ہیں جو دھلتے نہیں ہیں، صرف اس کو پوچھا جاتا ہے نا، ڈاکٹر کے کیبن میں آج کل آپ دیکھیں گے پانی نہیں ہوتا، وہ خالی ڈالتا کرتا ہے، یا کچھ جگہ کچھ ٹیشوز ہوتے ہیں جس سے صاف، تو دھونا یا صاف کرنا دونوں مراد ہوں گے یہاں، مختلف جہاز میں آپ کو پانی کہاں ملیں گا، ایروپلین میں آپ سفر کر رہے ہیں پانی نہیں ہوتا ہے، ظاہر سے ٹیشوز ہوں گے گیلے، تو ہاتھ کو دھو لے یا صاف کر لے، یہ بڑی ضروری چیز ہے۔ اگر گندگی ہو، کچرا ہو، ایسا لگے میل کو چلو ضرور دھو لے، اس کے بڑے دنیاوی طبی فائدے ہیں اور بڑے اخروی کی سنت رسول پر عمل کی، ہاتھ کو دھونا چاہیے۔ تیسری چیز یہ تھی کہ ہاتھوں کو ہم صاف کر لے، دھو لے۔ چوتھی چیز جو ہم کریں گے، جو ہے کھانے کو جو ہے سادے انداز سے کھائے، جتنا سادہ انداز کھانے کا ہو سکتا ہے، پر تکلف کھانوں سے ذرا بچنا ہی ہمارے لیے زیادہ اچھا ہے، مطلب پر تکلف چیزیں، پر تکلف کھانے، پر تکلف دستر، مطلب ہر چیز میں اتنی تکلفات کی جس کی کوئی انتہا نہیں، ان سے ہم بچ جائیں تو بہت اچھا ہے، یاد رکھیں۔ اس لیے کہ شریعت کی سادگی اسی میں ہے، اسی میں یاد رکھیں۔ نبی اکرم صلی اللہ علیہ وسلم کے نواسے حسین رضی اللہ عنہما ایک مرتبہ جو ہے سڑک سے جا رہے تھے، راستے سے گھوڑے پر سوار تھے، کچھ غریب لوگ بیٹھے تھے، کہا اے نواسے رسول آئیے ہمارے ساتھ طعام کیجیے، کھانا کھائیے۔ وہ اترے اور کھانا شروع کر دیا۔ جو شخص دیکھ رہا تھا دور سے کہ وہ کھانا کھا رہے ہیں، وہ کہتا ہے کہ جب وہ کھانا کھا رہے تھے تو وہ لوگوں نے جو کھانا ان کو دیا تھا رکابی بھی نہیں تھی، روٹی سیدھا زمین پر رکھ دی تھی اور نواسے رسول اس میں سے روٹی توڑ کر کھا رہے تھے، مطلب ان کے پاس رکابی بھی نہیں تھی۔ اتنے غریب یا اتنے سادے لوگ تھے، دونوں باتیں ہو سکتی، دے دیا کھا لیا۔ کسی نے آ کر کہا نواسے رسول آپ کہاں بیٹھ گئے ان کی دعوت پہ، کہاں بیٹھ گئے؟ انہوں نے کہا اور آپ نیچے بیٹھ کے کھا رہے ہیں۔ تو کہا میں کیسے ان کی دعوت کا انکار کر سکتا تھا؟ انہوں نے کہا آئیے، میں نے قبول کر لی، اس لیے کہ مومن کہا کہنا دعوت دے تو نانا کہے بلا وجہ، کیسے انکار کرتا؟ یہ نہیں کہا کہ میں نواسے رسول ہوں، اتنا مالدار ہوں، گھوڑے پہ جا رہا ہوں، تم اتنے غریب نیچے بیٹھ کے کھا رہے ہو اور روٹی نیچے رکھی ہوئی ہے، کچھ تمیز اخلاق ہے نہیں ہے۔ سادگی یہ ادرک اسلام۔ روایت میں آتا ہے آپ صلی اللہ علیہ وسلم کے تعلق سے، صحیح بخاری کی روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے کبھی کسی کٹورا یا تشتری جو ہے اس میں کھانا نہیں کھایا، مطلب جو ہوتا نا، خاص طور سے وہاں پر ایک پلیٹ ہوتی ہے اور اس طرح سے آپ نے کبھی نہیں اہتمام کیا، جو میسر ہوتا، پتا ہے پتے پہ رکھ لیا، چمڑا ہے چمڑے پہ رکھ لیا، مانڈی ہے مانڈی پہ رکھ لیا، زمین ہے زمین پہ رکھ لیا، کٹورا ہے کٹورے میں، خاص طور سے آپ نے برتنوں کا اہتمام نہیں کیا اور خاص اس میں نہیں کھایا لے کر، ایسا ہوتا ہے نا خاص اہتمام، بلکہ آپ کے ایک پینے کے گلاس کے بارے میں آتا ہے وہ ٹوٹ گیا تھا تو آپ نے اس کو ایک تار سے باندھ دیا تھا اور اس میں پیتے تھے، تکلفات نہیں کہ نہیں اب نیا لا لیتا ہوں، یہ ذرا تو ہے نا ٹوٹا ہوا برتن تو دلندر ہی لاتا ہے نا گھر میں، کلچیاں اڑ گئیں، ہاں تو آپ سامنے ٹوٹا ہوا ایک مگ تھا اس کو ایک تار سے باندھ دیا تھا اور اس سے پانی پیتے تھے آپ، ہو سکتا ہے لیک بھی ہوتا ہوں کبھی۔ تو یہ سادگی ہے اسلام کی، ٹھیک ہے؟ یہ میں اس لیے کہہ رہا ہوں کہ ہم پر تکلف زندگیاں جینے میں پتہ نہیں کتنے لوگوں کو بدنام بھی کر دیتے ہیں، ارے ان کو کیا اخلاق ہے، ٹوٹے ہوئے کپ میں لائے تھے، ہو سکتا ہے وہ ٹوٹا ہوا کپ ہی سب سے اچھا کپ ہو اس کے گھر کا، آپ احترام کیجئے اس کا کہ یہی سب سے اچھا ہوں گا اور مجھے پلا رہا ہے، سمجھ رہے بات کو؟ تو سادگی ہو اس کی کھانے پینے کے برتنوں میں، اس میں ایک دم سادگی، سادہ والا معاملہ ہو، پر تکلف معاملے، پر تکلف چیزیں، پر تکلف اوزار، میں یہ نہیں کہہ رہا ہوں چمچوں سے کھانا حرام ہے، لیکن خاموخا تکلفات نہیں ہے تو ہاتھ سے کھا لو، نہیں نہیں وہ چمچوں نہیں آئیں گے تو میں ہاتھ نہیں لگاتا ہوں، ضرورت ہی نہیں اس کی، ہے حرام نہیں ہے استعمال، یاد رکھیں، پلیٹ کا استعمال حرام نہیں، رکابی کا استعمال حرام نہیں، چمچوں کا استعمال، فورک کا استعمال نہیں، نائف ہوتا ہے نا کچھ لوگ چھری سے کاٹ کے پھر فورک سے کھاتے، یہ حرام نہیں ہے، لیکن یہ سب آپ لوازمات مت بنا دیجیے اپنے کھانے اور غذا، ورنہ اس کے بغیر ہم ایسی محفلوں میں نہیں جاتے جہاں یہ کھانا نہیں، ٹھیک ہے؟ تو سادگی ہو کھانے میں، یہ کھانے سے پہلے۔ اسی طرح پانچویں چیز جو ہے توازو کے ساتھ بیٹھ کر کھانا کھائے، چیزوں میں توازو ہو، عاجزی ان کے ساری نظر آئے، تکلفات نہ ہو، توازو کے ساتھ خود بھی بیٹھ کر کھانا کھائے، جیسے کہ نبی اکرم صلی اللہ علیہ وسلم کے تعلق سے آتا ہے کہ آپ گھٹنوں کے بل بیٹھتے، گھٹنوں کو موڑ کر نیچے، یا پھر آپ جب کبھی بیٹھتے تو ایک گھٹنے کو اوپر کرتے سیدھے پیر کے، مطلب ایک مڑا ہوا ہوتا اور ایک سیدھا کر لیتے اور کھاتے، جس سے پیٹ پہ لگتا ہو پیر آ کر، سمجھ لینا میں کیسے بتانا چاہ رہا ہوں، گھٹنوں کے بل بیٹھتے، یا پھر ایسا بیٹھتے کہ ایک پیر کھڑا ہوتا اور ایک کو گھٹنے کے بل نیچے کر دیتے، ٹھیک ہے؟ سمجھ رہا، اس طرح سے آپ کھانا کھایا کرتے تھے، ٹھیک ہے؟ اسی طرح آپ کے تعلق سے دیکھا گیا کہ آپ گھٹنوں کے بل بیٹھے ہوئے، جیسے اس کو بولیں گے اکڑو بیٹھنا عام زبان میں، جس میں دونوں گھٹنے اوپر ہوتے اور آدمی بیٹھتا ہے، ایک کو اوپر رکھا اور گھٹنوں کے بل آپ بیٹھتے تھے، ٹھیک ہے؟ تو کھانے میں بھی آپ توازو اختیار کیجئے، ایسی کوئی پوزیشن کھانے میں اختیار نہ کریں جو پوزیشن تکبر، ریا، گھمنڈ، بڑاپن دکھاتی ہو، ایسی پوزیشن سے اجتناب کریں، اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم فرمایا، صحیح بخاری کی روایت ہے، میں ٹیک لگا کر نہیں کھاتا، اور پھر آگے فرمایا میں بندہ ہوں اور بندوں کی طرح کھاتا ہوں اور بندوں کی طرح بیٹھتا ہوں، ٹیک لگا کر میں نہیں کھاتا، اس لیے کہ ٹیک لگا کے کھانے میں تکبر ہے، دکھاوا ہے اور گھمنڈ ہے، جیسے کہ نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں رومی جو لوگ ہوا کرتے تھے وہ ٹیک لگا کر کھاتے تھے، ٹیک لگانے سے مراد وہ کھانا جب کھاتے تو لیٹ جاتے تھے، پورا لیٹ کر پھر کھانے لا کر ان کے ایک طرف رکھے جاتے اور پھر یا تو الٹے ہاتھ سے یا تو ادھر لیٹے تو سیدھے ہاتھ سے پھر کچھ کھاتے تھے یا لوگ ان کو کھلاتے، رومی لوگوں کا طریقہ تھا اس زمانے میں، جو مالدار قسم کے لوگ ہوتے لیٹ کر کھاتے، یہ ایک بڑے پن کی علامت، دکھاوا، تکبر کی علامت ہوتی تھی، تو ایسی کوئی بھی پوزیشن سے آپ بچیے جو تکبر کی علامت، ٹھیک ہے؟ سمپل، چیئر پہ بیٹھنا میں حرام نہیں کہہ رہا ہوں آپ کو، میں اس کے علاوہ کوئی طریقہ اختیار کرنا حرام نہیں کہہ رہا ہوں، لیکن میں یہ کہنا چاہ رہا ہوں سنت یہ ہے کہ ایسا طریقہ اختیار کیجئے جو تکبر اور دکھاوے سے ہٹ کر ہو، تو ٹیبل پہ بیٹھنا بھی کوئی حرام نہیں ہے، بیٹھ سکتے ہیں، لیکن اگر توازو کا اگر یہ تقاضا ہے کہ آپ نیچے بیٹھے تو بہتر ہے، ان کچھ لوگ ہوتے ہیں نا محفل میں دو کھانے چل رہے، ایک نیچے اور ایک اوپر، وہ نیچے نہیں بیٹھتے، نہیں اسٹیٹس اپنا اوپر والے کے لیول کا ہے، تو اوپر بیٹھنے سے وہ سمجھتے عزت زیادہ ہوں گی، نیچے بیٹھنے سے عزت کم ہوں گی، ایسا نہیں یاد رکھیں، ایسا نہیں یاد رکھیں. تو عزت والا جو آدمی ہوتا ہے نا، اس کو کہیں بھی عزت ملتی ہے اور جس مقام پر بھی لوگ اس کو اٹھا کر اوپر لا کر بٹھائیں گے، اس لیے کہ عزت والا ہے. اور آپ سمجھیں گے اوپر بیٹھنے سے عزت ملتی ہے تو کوئی لوگ وہاں سے اٹھاتے بولتے ذرا بھائی صاحب سرک جائیے وہ آ رہے ہیں نا، تو آپ بے عزت ہو جاتے ہیں. تو عزت اللہ کے ہاتھ میں، ذلت اللہ. تو آپ کے اوپر بیٹھنے سے عزت اور نیچے بیٹھنے سے گھٹتی اور بڑھتی نہیں ہے، یاد رکھیے، نہیں یاد رکھیے. ورنہ ہوتا ہے نا آج عزت کے کیا کچھ تقاضے ہمارے پاس نہیں ہے، ہی نہیں ہے بھائی تقاضے. اس لیے کہ اگر میں آپ سے کہوں کہ یہ لونا ہے، چلائیں گے کیا آپ؟ پاگل ہو گئے، میں لونا چلاؤں گا؟ میری عزت ہے لونا، موٹر سائیکل کم از کم میری رسپیکٹ ہے، وہ بھی 125 سی سی کے اوپر کی ہونا. لونا میں تھوڑی چلا سکتے، اس لیے کہ ہم سمجھتے ہیں تو اس میں چھوٹا ہو جاؤں گا نا. سائیکل چلا رہا ہوں، سائیکل تو اسٹائل رہے گا نا، صحت کے لیے چلا رہا ہوں، اس میں مسئلہ نہیں آئے گا. لیکن لونا نہیں چلا سکتا ہوں، سیکنڈ ہینڈ گاڑی نہیں چلا سکتا ہوں، پرانی گاڑی نہیں چلا سکتا ہوں، تھوڑی خراب گاڑی نہیں چلا سکتا ہوں، ایک دم ٹپ ٹاپ چمکتی گاڑی ہونا. تو ہم کو کیا لگتا ہے یہ چیزیں عزت دلائیں گی، اوپر بیٹھنا، اچھی گاڑیاں، اچھے ماں، ایسا نہیں. عزت اللہ نے جس کو دے رکھی ہے وہ کہیں بھی رہتے عزت ماں ہے. نبی اکرم صلی اللہ علیہ وسلم صحابہ کی زندگی دیکھیے، کیسی گزری، کیا غربت میں، کیسے حالات تھے، دنیا ان کی عزت کرتی ہے، آج رسپیکٹ کر رہی. تو اصل یہ ہے، اصل یہ رب کو خوش کریں گے عزت خود ملتی ہے، دنیا خوش کر کے عزت نہیں ملتی. بہرحال توازو اختیار کیجیے کھانے میں. چھٹی چیز، جو حاضر کھانے کو پسند کیجیے اور اس میں خاموخا عیب نہ نکالے، پسند ہو تو کھا لیجیے، نہ پسند ہو تو منہ بند کر لیجیے، ختم. جو حاضر کھانا ہے اس کو کھائیے، اس میں عیب مت لگائیے، پسند ہے تو کھائیے، نہیں پسند ہے تو خاموشی اختیار کیجیے. نبی اکرم صلی اللہ علیہ وسلم کے تعلق سے بات آتی ہے، آپ نے فرمایا، ابو داؤد کی روایت ہے، صحابہ کہتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم نے کبھی کھانے میں عیب نہیں نکالا، پسند ہو تو کھاتے تھے، نہ پسند ہو تو خاموشی سے نکل جاتے تھے، بولتے نہیں تھے کچھ، اس کو عیب نہیں لگا دیتے. تو حاضر کھانا تو کھائیے، اس کو پسند ہے تو، نہیں پسند اٹھ جائے. یہ نہیں کہ یہاں کھاتے کھاتے وہاں کیا کھانا بنا تھا یار، یہاں تو کچھ بھی ویسا نہیں بنا، پسند نہیں اٹھ کے چلے جائیے. کیوں نام رکھ رہے آپ اس کھانے کو کہ وہاں ویسا بنا تھا، یہاں کیوں کمپیئر کر رہے؟ ہر آدمی کی استطاعت اور حالات ایک جیسے نہیں ہوتے، تو کیوں خامخواہ کمپیئر کر رہے ہیں آپ اس کو، ہے نا؟ اٹھ کے چلے جائیے، پسند. تو حاضر کھانا پسند ہے کھائیے، پسند نہیں عیب مت نکالیے، اٹھ کر چلے جائیے خاموشی سے. آپ صلی اللہ علیہ وسلم پسند آتا تو کوئی چیز کھاتے، نہ پسند آتا خاموشی سے نکل جاتے. عیب آپ نے کبھی زندگی میں کسی کھانے پر نہیں لگایا. تعلیم کے لیے کسی کو کچھ بولنا یہ الگ چیز ہے، ورنہ عورتیں ہو جائیں گی ہاں عیب نہیں لگایا، تو اب کوئی والد بول رہا بیٹا یہ کھانے نمک زیادہ، آپ سے میں عیب نہیں نکالا کبھی، آپ بھی عیب نہیں نکالا، نہیں یہ مراد نہیں. وہاں والد تعلیم دے رہا ہے، آپ کا کوئی ہیڈ شیف ہے، آپ سیکھ رہے ہیں، اس کے نیچے وہ کھانا بنانا سکھاتا ہے، وہ آپ کو کچھ سکھانے کے لیے وہ بول سکتا ہے. لیکن عام اعتبار سے اب کھانا بن کر آ گیا، اب کیا نمک اور وہ کم زیادہ ہو سکتا ہے کہ بریانی تیار ہو کے آ گئی، نان خلی آ گیا، چیزیں آ گئی، کھا لیجیے کھانا پسند، اگر لگ رہا ٹیسٹ درست نہیں چھوڑ دیجیے. تعلیم دینا سکھانا الگ بات ہے، گھر کی عورتوں کو سکھانے کے لیے کچھ بولے وہ ایک الگ چیز ہے، وہ تعلیم ہے، لیکن عام اعتبار سے اس میں نقص نہیں نکالنا چاہیے، ٹھیک. اسی طرح ساتویں چیز، کوشش کرے کہ جو ہے کھانا جو ہے گھر کے مہمانوں کے ساتھ سب لوگ مل کر کھائے. حالانکہ الگ کھانا بھی درست ہے، کوئی مسئلہ نہیں، کھانا چاہے مل کر کھاؤ، کھانا چاہے الگ کھاؤ، دونوں درست ہے، لیکن کوشش کرنا چاہیے سب مل کر کھانا کھائے. حتیٰ کہ اگر آپ کے خادم بھی ہو اور ان کو بھی اگر آپ ساتھ بٹھا سکتے تو ضرور آپ ان کو بھی کھانے میں ساتھ بٹھائے. یہ بات بڑی اہم ہے، یہ بات بڑی اہم ہے. لیکن یہاں ایک نقطہ بڑا ہے، میں وہ بھی رکھنا چاہتا ہوں. میں جیسا کہ نبی اکرم صلی اللہ علیہ وسلم کے تعلق سے آتا ہے کہ آپ جو ہے جب کسی کے ساتھ کھاتے پیتے اور مجلسوں میں بیٹھتے تو فرق کرنا مشکل ہوتا ہے کہ آپ سم کون ہیں اور دیگر صحابہ کون ہیں. عبد الرحمٰن ابن عوف رضی اللہ عنہ، ابوبکر صدیق اور دیگر صحابہ کے بارے میں عبد الرحمٰن ابن عوف رضی اللہ عنہ خاص اس لیے کہہ رہا ہوں، یہ مالدار صحابی تھے لیکن جب اپنے غلاموں میں بیٹھتے تو پتہ نہیں چلتا عبد الرحمٰن کون ہے اور ان کا غلام کون ہے، یہ ایک چیز ہے. لیکن ان باتوں کو ہر فرد سمجھے، اس لیے کہ جہاں عبد الرحمٰن ابن عوف ایک طرف ہے تو وہیں ان کے بالمقابل جو غلام ہیں وہ بھی اسی ادب اور اخلاق کا مالک ہے. ورنہ ہوتا کیا ہے، ہوتا کیا ہے کہ سمجھ لیجئے کسی کے غلام ہیں، نوکر چا کر رہا ہے، ان کے ساتھ مالک کھانا کھا رہا ہے، تو کل کو نوکر کیا کر رہا ہے، مالک کے سر پہ بڑھ جاتا چڑھ کے، تو مالک بولتا ہے نکو بھائی اس کو الگ کھانے تو زیادہ اچھا ہے، یہ کھانا ساتھ کھا رہے سر پہ چڑھ جا رہا. تو وہاں عبد الرحمٰن ابن عوف تھے تو ان کے غلام بھی اتنے علم رکھنے والے تھے کہ اگر کوئی مالک ہمارے ساتھ کھاتا ہے تو ان کے ساری کی علامت ہے، اس کے للو پنجو ہونے کی علامت نہیں ہے کہ وہ ہمارے جیسے ہی ہیں، سمجھ رہے بات کو. تو ہم کیا ہوتا ہے آج کے زمانے میں فرق بھول جاتے ہیں، ارے میرا مالک تو میرے ساتھ کھانا کھاتا ہے، اس کو تو میں آڑے ہاتھ لیتا کبھی بھی، جب اس کو معلوم ہوتی ہے ایسا بول رہا ہوں نوکر کل سے کھانا نہیں کھاتا اس ساتھ، سمجھ رہے بات. وہ دونوں بھی، مالک بھی اس لیول کا ہے تو نوکر بھی اس لیول کا ہے، ٹھیک ہے. تو یہ روایتوں کو اس کانٹیکسٹ میں سمجھنا پڑے گا ہم کو. بہرحال تو کوشش کرے کہ سب مل جل کر ساتھ کھائے، لیکن کوئی ضروری نہیں ہے कंपनी में आप काम कर रहे हैं, भाई हम सब साथ खाएंगे, सुन्नत है हमारे नबी की। कंपनी शटडाउन हो जा रही, वहां मशीनें खाली पड़ी हुई और नौकर साथ खाना खा रहे, इसलिए कि सुन्नत ना है। अकेले अकेले खाओ, फिर दो दो एक एक जाओ, इसलिए कि अकेले खाना भी दुरुस्त है, इज्तिमा में खाना, इसलिए कि आपने फरमाया साथ मिलकर खाने का फायदा ये है कि बरकत होती है उससे, बस इतना है फायदा और कुछ नहीं, बाकी बरकत होती है। वरना अकेले खाना भी कोई हराम नहीं, कोई गलत नहीं है, ठीक है, वो बाबरकत खाना होता है। और आप सल्लल्लाहु अलैहि वसल्लम इकट्ठे खाओ, इसमें तुम्हारे लिए बरकत है, ठीक है, ये तिर्मिज़ी की रिवायत है, इकट्ठे खाओ इसमें बरकत है। लेकिन कुरान में एक आयत में अल्लाह ने कहा कि चाहे साथ खाओ चाहे अलग अलग खाओ, ठीक है, साथ भी खा सकते हैं अलग अलग भी खा सकते हैं, उसमें कोई हर्ज नहीं, लेकिन इकट्ठे खाने में बरकत है, ठीक। अब खाने के दौरान क्या आदाब लिहाज रखेंगे, खाना शुरू हो रहा है, ये खाने के पहले कुछ आदाब थे, अब खाने के दौरान क्या आदाब रखेंगे? तो सबसे पहले जब खाना शुरू करेंगे तो अल्लाह का नाम लेकर खाना शुरू करेंगे, बिस्मिल्लाह से हमारा खाना, कोई भी काम की इब्तिदा वैसे अल्लाह के नाम से हो तो खाना भी बिस्मिल्लाह से हम जो है शुरू करेंगे और अल्लाह ताला का नाम खाने पर लेंगे, ठीक है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तुम में से कोई शख्स खाना खाए और बिस्मिल्लाह कहना भूल जाए, मतलब बिस्मिल्लाह कहना खाने से पहले ज़रूरी है, भूल जाए, तो आपने फरमाया और कहा, यह तिर्मिज़ी की रिवायत, आपने फरमाया भूल जाए तो फिर वो यूं कहे और कहा बिस्मिल्लाहि अव्वलहु व आखिरा, कि अल्लाह के नाम से शुरू से आखिर तक, ठीक, अगर भूल जाए तो, और अगर ना भूले तो बिस्मिल्लाह मतलब पहले पढ़ना है, इसलिए कहा अगर भूल जाए तो पहले पढ़ना, बीच में ये पढ़े। तो हमें चाहिए हम जब भी खाना खाए तो अल्लाह का नाम लेकर खाना खाए। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम जो है एक मजलिस में थे और आपने देखा एक बच्चे को, वो जब खाना खा रहा था तो उल्टे हाथ से खा रहा था और एक प्लेट में खा रहे थे तो थोड़ा उधर जो उस जानिब लोग बैठे उनके सामने से खा रहे थे, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ऐ प्यारे बच्चे, जब खाना खाना हो तो अल्लाह का नाम ले, सीधे हाथ से खा और जो पहले सामने उसको साफ कर। कितनी सी तालीम देना, मैं और आप रहते तो क्या करते थे, पहले तो एक आवाज आती थी थाल उस बच्चे के मुंह पे, ऐसा खाते फक, वो बच्चा उठ के भाग जाता था, है ना। आपने क्या किया, वो बच्चा खाना उल्टे हाथ से खा रहा था और दूर सामने का, आपने उसको तरबियत दी, कहा है बेटे ए प्यारे बच्चे, जब खाना खाओ तो अल्लाह का नाम लो, सीधे हाथ से खाओ, पहले जो सामने उससे शुरू करो। कितनी प्यारी तालीम, और वो सारी जिंदगी उस तालीम पर अमल करते रहे। तो हम वालिद होने के नाते अपने बच्चों को, बड़े सरपरस्त होने के नाते अपने बच्चों को, एक मुसलमान होने के नाते मुसलमान बच्चों को ये तरबियत दिया कीजिए। ये नहीं कि मस्जिद में किसी बच्चे को देखा, अरे कैसा गलीज बच्चा क्या कर रहा, नहीं बेटा, इसलिए हो सकता है उसको तरबियत ना दी, क्यों बेटा ऐसा नहीं खाते, ऐसा खाते, ऐसा करते, सिखाइए उनको, याद रखिए सिखाइए, ठीक है। तो बिस्मिल्लाह से आप शुरू करेंगे खाने को। इसी तरह दूसरा, अल्लाह की जो है हमद और तारीफ से भी आप खाना शुरू कर सकते हैं, ठीक है। जैसा कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक से आता है कि आप शुरू में भी अल्लाह की हमद और सना करते खाने की और बाद में भी अल्लाह की तारीफ बयान और बड़ाई और दुआ जो है उसके लिए जो है मुख्तलिफ दुआएं करते, तो हम भी कोशिश करें कि दूसरी चीज बिस्मिल्लाह के बाद अल्लाह की हमद सना और तारीफ से जो है खाना हम जो है शुरू करते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक से बहुत सारी रिवायतें आती है जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम ने खाने से पहले अल्लाह की हमद सना की। इन दुआओं के ताल्लुक से याद रखें, बार बार कहता हूँ, हिस्नुल मुस्लिम एक बड़ी बेहतरीन दुआओं की किताब आती है, वो ले लीजिए, उसमें बहुत सारी दुआएं जो मुस्तनद साबित है वो जो अल्लामा क़हतानी ने जो है जमा कर दी है, कोशिश करें उसमें तमाम दुआएं, तो आप शुरुआत और बाद में भी हमद और सना करते। तीसरी चीज, खाना जो है सीधे हाथ से खाए और कोशिश करें कि कम से कम हाथ खाने में भरे, जहां जरूरत है तो आप कोशिश करें तीन उंगलियों से खाए। आप सल्लल्लाहु अलैहि वसल्लम को देखा गया, आप जब खाते तो कम से कम उंगलियां डालते, जरूरत होती तो फिर और जरूरत होती तो फिर, ठीक है। तो आप भी ऐसे ही कर सकते हैं, आपको जरूरत नहीं इतने में काम होता है, तीन, ज्यादा जरूरत पड़ती है पूरा हाथ भी लीजिए, पूरी जरूरत पड़ती हाथ लीजिए, लेकिन ये अखलाक के दायरे में हो, ठीक। वरना बहुत से लोग मैंने खाते हुए देखा, वो ऐसा मिलाते और ऐसा खाते, मतलब यहां से खाते फिर जो गिर रहा उसको चाटते हुए खाना खाते हैं, बहुत से लोग होते हैं ऐसे, ठीक। तो ये मैं नहीं कह रहा बद अखलाकी ऐसा खाना क्या, ऐसा उठाना मुट्ठी से, लेकिन बोलने का मकसद ये, आपको जब जरूरत नहीं है, जैसे आप रोटी खा रहे तो रोटी तीन उंगलियों से आप ले सकते हैं, लेकिन चावल को तीन उंगलियों से नहीं पकड़ सकते आप, तो वहां हाथ लेना पड़ेगा, और कभी हाथ में भी चावल नहीं आते, मुट्ठी भी लेना पड़ेगी, वो एक अलग शक्ल है, लेकिन खामोखा हर जगह आप शुरू हो जाएंगे, रोटी भी चूर रहे हैं तो पूरा हाथ लेकर क्या जरूरत है वहां, समझ रहे हैं बात को। तो कम से कम आप सल्लल्लाहु अलैहि वसल्लम इस्तेमाल, तो आप तीन उंगलियों से कर सकते हैं, इससे नहीं हो रहा तो आप पूरा हाथ डालिए, उससे नहीं होता तो आप पकड़ भी सकते हैं, लेकिन बोलने का मकसद ये कि कम से कम इस्तेमाल कीजिए, ताकि कम से कम आदमी हाथ डाले और अपना जो है काम कर ले, ठीक है। तो आप खाना खाए तो सीधे हाथ से खाए, कम से कम उंगलियों का इस्तेमाल, और लुखमे छोटे छोटे बनाए और खूब चाप कर खाए, छोटे छोटे लुखमे जो खूब चाप कर खाए। लेकिन इसकी कोई सुन्नत नहीं है कितने लुखमे में खाना खाए और कितने बार चाबे। एक साहब मुझे एक बार मिल गया और कहा कि کھانے کی سنت بتائیے. کسی نے ان سے کہا کہ یہ فیض صاحب ہے فلاں ہے, تو انہوں نے مجھے پکڑ لے کہا آئیے, اور پتہ نہیں کسی نے ان کو بتا دیا تھا کہ یہ لوگ فقہ کو نہیں مانتے ہیں, تو مجھ کو پکڑ لیا اور کہا اب بتائیے آپ کھانے میں کتنے بار چبا کے کھائیں گے, جب چبائیں گے تو کتنے بار. تو میں نے کہا آپ مجھ سے یہ سوال کیوں کر رہے ہیں, اس کی کیا ضرورت. نہیں نہیں کہا آپ لوگ فقہ کو نہیں مانتے. میں نے کہا خیر یہ غلط فہمی آپ کی, لیکن چلیے فقہی جواب دیتا ہوں آپ کو, 32 بار, اور جس آدمی کو جتنے دانت ہیں اتنی بار. تو بولے وہ کیسا, آپ کو 32 دانت 32 بار چبائیے, اور آپ کو لگتا ہے آپ کو 20 دانت ہے تو 20 بار چبائیے, آپ کو لگتا ہے تو 25 دانت 25 بار, یہ کیوں. میں نے کہا بس جتنے دانت ہیں اتنے بار چبایا جائے. میں نے کہا شریعت جو ہے کسی پر ظلم نہیں کرتی, آپ صلی اللہ علیہ وسلم کیسے بتائیں گے یہ ظالمانہ چیز, کہ تو لوگوں کے دانت مختلف ہوتے ہیں, صحتیں مختلف ہوتی ہیں, کھانے والی غذائیت مختلف ہوتی ہے, جس کو 10 بار اور 20 بار 25 بار چبانا, کس کو 2 بار, اور کس کو خالی منہ میں ڈالنا ہے خود بخود اندر چلی جاتی ہے, تو چبانے کا سوال ہی نہیں آتا ہے نا. شریعت ظلم نہیں کرتی کسی بھی, یاد رکھی. تو بہرحال میں نے کہا ایسی کوئی سنت نہیں ہے. ہاں خوب چبانا اچھے سے, چھوٹے نوالے کھانا یہ سنت بول سکتا ہوں, لیکن کتنے بار چبانا اور کتنے نوالوں میں پیٹ بھرنا یہ ڈیپینڈ ہے. اب کوئی آدمی چاول کھائے, چاول کو زیادہ کھانا ہوتا ہے بنسبت گیہوں کے, معلوم آپ کو. اس لیے آپ دیکھیں ساؤتھ انڈین لوگ آپ بولیں گے بہت دیر تک کھانا کھاتے, اس لیے کہ وہ چاول ایک ایسی غذا ہوتی ہے ہضم ہو جاتی ہے بہت جلدی, تو ان کو بہت دیر تک کھانا ہوتا ہے پھر, جبکہ روٹی ویسی نہیں ہوتی ہے. تو مختلف لوگ ہیں مختلف غذا. آپ کو گوشت کھائے تو گوشت تو بہت تھوڑا کھانا پڑتا ہے, بہت مشکل آدمی آدھا کلو گوشت کھائے تو بالکل سیر ہو جاتا ہے, تو اس کے لیے تو بہت تھوڑا کھانا پڑتا ہے, سمجھ رہے ہیں نا بات کو. تو بہرحال اس کی وہ نہیں ہے. تو بہرحال خوب اچھے سے چبا کر جو ہے انسان کھائے آرام سے, کھائے اطمینان کے ساتھ. اسی طرح جو ہے کھانا جب آپ کو دیا جائے تو پلیٹ کے سامنے سے کوشش کی, جیسا وہ روایت میں نے حدیث آپ کے سامنے رکھی تھی کہ سامنے سے کھانا چاہیے, سامنے کا ختم ہو تو پھر آگے کھانا چاہیے. اور اسی طرح آپ نے فرمایا کہ پلیٹ کے بیچ میں نہ کھاؤ جب کھانا شروع کرو, اس لیے کہ بیچ میں برکت اترتی ہے, اور جب کھا لو تو پورا صاف کرو, اس لیے کہ پتہ نہیں کس حصے میں برکت ہوں گی. تو کھانا برکت چونکہ بیچ میں اترتی ہے, اگر ہم مجمع میں کھا رہے ایک ساتھ تو کونے سے شروع کریں گے اور بیچ کی طرف جاتے جائیں گے اور پھر ختم کریں گے, بیچ سے شروع نہیں کریں گے, یہ سامنے والے کی طرف ہاتھ کھاتے وقت نہیں ڈالیں گے. اسی طرح چوتھی چیز جو ہے کھانا اچھی طرح چبا کر کھائے, اور ہاتھ جو ہے اس کے بعد جو ہے ہاتھ کو جو ہے اچھے سے صاف کریں, انگلیوں کو اپنے صاف کریں, اور برتن کو آپ صاف کریں. ٹھیک ہے, جب آپ کھانا کھائیں گے تو پہلے سامنے سے کھائیں گے, اس کے بعد جب کھانا آپ کا ختم ہونے لگے تو ادھر سے بیچ کی طرف جائیں گے, آپ برتن کو بھی صاف کریں گے, انگلیوں کو بھی صاف کریں گے, پھر اچھی طرح جو ہے اپنے ہاتھوں کو پھر اس کے بعد آپ دھو سکتے ہیں, یاد رکھیں. ٹھیک, تو جب آپ کھانا کھائیں گے تو آپ برتن میں جھوٹا مت چھوڑیے. بہت سے لوگ ہوتے ہیں جھوٹا چھوڑ دیتے, پھینک دیتے, بلکہ ایسا طریقہ بناتے. ایک صاحب مجھے بتانے لگے کہ ایک صاحب کا معمول یہ ہے کہ وہ چائے اور روٹی کھاتے ہیں صبح, اور وہ روٹی کا ایک نوالا توڑتے ہیں اور چائے کے اوپر کی جو ملائی جمتی ہے اس سے اٹھا کر نوالے کے ساتھ پھینک دیتے ہیں, اور پھر باقی کی چائے ملائی جم جاتی نا چائے پر, تو اس کو روٹی کے نوالے سے ہاتھ سے نہیں پھینکتے ہیں, روٹی سے جمع کر کے روٹی کے نوالا پھینک دیتے ہیں. جبکہ آپ نے فرمایا کہ اگر تم کھانا کھاؤ اور کچھ گر جائے تو اس کو اٹھا کر اگر صاف ہے تو کھا لو, اس لیے کہ وہ نوالا شیطان کے لیے مت چھوڑو, سمجھ رہا. تو جب کھانا ہو رہا ہے تو آپ جو ہے اچھی طرح کھانا چبا کر کھائے, ٹھیک ہے, اس کے بعد برتن کو صاف کرے, اس کے بعد انگلیوں کو صاف کرے اپنے, اس کے بعد اپنے ہاتھ چاہے پوچھ لے چاہے دھو لے, جو آپ کو مناسب ہے آپ وہ جو ہے ہم کر سکتے ہیں. ٹھیک ہے, اسی طرح آپ جامع ترمذی کی روایت میں فرماتے ہیں جب تم میں سے کوئی کھانا کھائے تو چاٹے یا چاٹنے سے پہلے اپنی انگلیاں صاف کر لیں, مطلب جب دھونا چاہ رہا ہے تو وہ پورا کھانا برتن بھی صاف کرے اور اپنی انگلیاں بھی, ختم ہوتے وقت بیچ بیچ میں آپ انگلیاں مت ڈالی منہ میں, اس لیے کہ جب پھر آپ کھانا کسی ایک کامن برتن میں کھا رہے ہو ہر بار چوس کے آپ ڈال رہے ہیں تو سامنے والا کراہت محسوس کریں گے, یار اس کا لعاب آ رہا ہے نا, اب یہ تمباکو کھانے والا ہوں گا, یہ گالیاں بکنے والا ہوں گا, یہ آدمی فلاں کرتا ہوں گا, اس کا میں کیوں کروں. نیک متقی پرہیزگار انسان ہو تو کوئی مسئلہ نہیں, اس لیے کہ لعاب ناپاک چیز نہیں ہے, لیکن لوگوں نے اتنی گندی عادتیں ڈال لی کہ اس کا لعاب سے ہم کو ڈر لگتا ہے آج کل, ہے نا. یہ بات تو چونکہ آپ صلی اللہ علیہ وسلم کے پاس بچے لائے جاتے چھوٹے, آپ چبا کر دیتے تو ظاہر سے لعاب جاتا, تو لعاب ناپاک چیز نہیں ہے, لیکن اب ہم نے اپنی حالت ایسی کر لی کہ لوگوں کو ڈر لگتا ہے. تمباکو کوئی کھاتا پیتا ہے تو کوئی آدمی جو نہیں کھاتا کیوں اس کے منہ کا کھائیں گا کھانا, جھوٹا کھانا حرام نہیں شریعت میں, کھا سکتے, لیکن اس کے منہ کا کیوں کھائیں گا جو تمباکو کھو رہے, وہ گالیاں دیتا ہے, وہ جھوٹ بولتا ہے, وہ احتیاط کریں گا ایسے گندے لوگوں کی کھاؤ. متقی پرہیزگار ہے تو کوئی مسئلہ نہیں جھوٹا کھانے میں, چاہے چاٹ کر کھایا ہو چاہے, وہ مسئلہ نہیں ہوتا, یاد رکھیے. ٹھیک ہے, بہرحال تو جو ہے اچھے سے صاف کرے, انگلیوں کو بھی چاٹے. اسی طرح آپ صلی اللہ علیہ وسلم فرمائے, صحیح مسلم کی روایت ہے, تم نہیں جانتے کہ کھانے کے کس حصے میں برکت ہوں گی, تو لہٰذا پورا کھانا صاف کر کے کھاؤ. ہم کو نہیں پتا, ہو سکتا بچے ہوئے کھانے میں رہ جائے, ہو سکتا وہ نوالا جو صاف پھینک رہے تھے وہ ملائی نکال کے اس کے اوپر کی اس میں ہو سکتا برکت ہو, ہو سکتا وہ نوالا جو آپ کراہت سے صرف اس لیے کہ نیچے گرا ہوں نیچے کا نہیں کھاتے چھوڑ رہے اس میں برکت ہو, ہو سکتا جو ہاتھ میں لگے اس میں برکت ہو, ہمیں نہیں پتا. تو اتنا لیجیے جتنا کھانا ہے, बच्चों को तरबियत दीजिए, बेटा उतना लो जितना खाना है, 10 बार लो, 100 बार लो, लेकिन उतना लो जितना खाना है। और दावतों में जो है आप खामखा लोगों को उठा के ना डालें, इसलिए कि फिर क्या होगा, उन पर जुल्म हो जाएगा, उन पर जुल्म हो जाएगा, इसलिए कि उनको खाना नहीं और आप डाल दे रहे हैं। तो बहरहाल इस मामले में एहतियात करें। ठीक, इसी तरह पांचवी चीज, अगर जो खुराक में से कुछ नीचे गिर जाए तो उसको साफ करके खा लें, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम हदीस में ये बात फरमाया और कहा कि जब तुम में से किसी एक का लुकमा गिर जाए तो उसे उठाकर साफ करके खा ले, इसको शैतान के लिए ना छोड़े। तो अगर आप लुकमा खा रहे हैं, गिर गया, तो देखिए अगर कोई गंदी जगह नहीं गिरा, साफ फर्श है, साफ बिस्तर है, तो उठा ले, या जितना हिस्सा गंदा हुआ लगता है उतना हिस्सा काटे, निकाले, छीले, फेंक दे, बाकी जो अच्छा है खा ले पूरा। तो मिसाल के तौर पर आइसक्रीम गिर गई बच्चे के हाथ से, मुकम्मल नहीं गिरती है, नीचे का हिस्सा गंदा हुआ, उठाकर साफ किया, ऊपर का अच्छा है। रोटी गिर गई, जितनी धूल में लगी उतनी छोड़ दी, चावल गिर गया, जितने नीचे थे छोड़ दे, ऊपर के आप आराम से ले, गीले होते तो चिपक जाती धूल, तो जितना हो सके मैक्सिमम उठा ले। ठीक, और उसको इसी तरह जो है गर्म खाने को फूंक मार कर ना खाए। ठीक है, गर्म खाने को फूंक मार कर ना खाए, और जो है ठंडा खाने को गर्म ना खाए, ठंडा करके खाए। ठीक है, और जो है बर्तन में से जब पानी पिए तो उसके अंदर सांस ना ले। अच्छा देखिए, जो मैंने शुरू में कहा खाने से पहले बिस्मिल्लाह, तो पीने से पहले भी बिस्मिल्लाह ही है, खाने और पीने के अदब में कोई ज्यादा फर्क नहीं है। पीने से पहले भी बिस्मिल्लाह है, खाने से पहले भी बिस्मिल्लाह, पीने से पहले भी अल्लाह की हमदोसना, पीने के बाद भी अल्लाह की हमदोसना की जा सकती है। ठीक है, तो जब इंसान खाएगा तो गर्म खाना मत खाइए, फूंक मार के मत खाइए खाने को, जैसे लोग फूंक मारते हैं उस पर। ठीक है, इसी तरह जो बर्तन में पानी पी रहे हो या मशरूब कोई पीने की हो, उसमें सांस ना ले। ठीक है, इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इस बात को फरमाया और कहा कि जब कोई चीज पियो तो 3 सांस में पियो। तो आपको पीना बिस्मिल्लाह का, एक पी ली फिर सांस बाहर छोड़ी, फिर दूसरा पिया बाहर छोड़ी, और तीसरा फिर 3 सांस में आप इसे बाहर छोड़ना है, अंदर सांस नहीं लेना है, और फूंक कर नहीं पीना है। ठीक, किस चीज को फूंक के खाना और पीने से आपने मना किया, और गर्म खाने से मना किया, इसलिए गर्म खाना जहन्नुमियों की अलामत है आपने, इसलिए कि उनको जहन्नुमियों गर्म खाना दिया जाए। तो गर्म से मुराद बहुत बहुत गर्म जो लोग खाते पीते हैं उनसे मुराद है, आम गर्म थोड़ा वो नहीं, वो तो होता ही है, उसके बगैर इंसान कई बार खा भी नहीं सकता है, वो एक अलग चीज़, लेकिन बहुत अशद गर्म जिसको कहते हैं तो उससे इज्तनाब करना चाहिए। ठीक है, और जो है ठंडा खाने खाने की तरफ होगा। इसी तरह जो है आप सल्लल्लाहु अलैहि वसल्लम ने पानी में फूंक मारकर पीने से जो है मना किया, ये जो है जामे तिर्मिजी की रिवायत कि पानी में फूंक कर पीने से आपने मना किया, चाय में हो गई, पानी हो गया, और कोई भी चीज फूंक कर आप जो है एहतियात करें कि ना पिए, बहालत मजबूरी अलग हो सकती है किसी, और इसी तरह जो है पानी के बर्तन में सांस ना ले, खाने के अंदर फूंक ना मारे। ठीक है, इन तमाम चीजों को जो है ख्याल रखें। इसी तरह सातवीं चीज जो है पेट को मुकम्मल भरकर खाने से इज्तनाब करें। आज साइंस भी ये कह रही है कि अक्सर बीमारियों की जड़ पेट भरकर खाना खाना है, और पेट भरकर तो दूर है, हाँ बस बोलते हैं कि आखिरी हुक्म तक खाना खाना, तो ये आखिरी हुक्म क्या रहता, तीसरे हुक्म तक खाना खाना, तो तीसरा हुक्म क्या रहता, मैंने एक बार एक साहब से पूछा ये तीसरा हुक्म क्या रहता, तो बोले ये रहता, बोले ठीक है, बोले जब खाना खाए तो बोले पहले एक डकार आती, बोले तो ये है पहला हुक्म, फिर दूसरी डकार आती, बोले ये है दूसरा हुक्म, और फिर तीसरी डकार आती, बोले ये तीसरा हुक्म, तीसरे हुक्म तक खाना। तो पहला हुक्म पेट भरता, बोले दूसरे हुक्म में बोले सीने तक आ जाता, बोले तीसरे हुक्म में गले तक आता, तैसा उंगली डाला तो दिखना, बोले खाया, तो ये रहता बोले तीसरे हुक्म तक खाना। और हम ऐसी खाकर जवान हुए, हमारी जवानी में ऐसे थे वैसे थे, मैंने कहा फिर ठीक है, ये जवानी आपको मुबारक हो आपकी, हमको नहीं चाहिए वाकयात जो सुन्नत के खिलाफ, और ऐसी होता है ना, अरे खाओ ये क्या खा रहे तुम, खाओ मियां मैं तो इतना खाता था, अगर तुम उतना खाते तो गलत खाते थे, और इतना खाया तो क्या किया फिर दुनिया में तुमने आज तक, सिर्फ खाने को आए हो, कारनामे क्या अंजाम दिए तुमने, वो सहाबा भूखे पेट कारनामे अंजाम दे रहे थे, तो पता चला खाना असल नहीं है दुनिया में कारनामे अंजाम देने, बड़े काम करने, असल ये है वो जुस्तजू हो, और उसके लिए फिर जिंदा रहने को खाना खाना पड़े, तुम खाने को जिंदा रहने वाले लोगों में से हो गए हो। आजकल लोग, हम लोग जो है खाने को जिंदा रहते हैं, जिंदा रहने को नहीं खाते, तीसरे हुक्म तक नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम देखिए क्या हुक्म दे रहे खाने के मामले, इब्ने माजा मुस्तदरक हाकिम की रिवायत में फरमाया इंसान के पेट से बदतरीन कोई बर्तन नहीं है जो कभी भरता ही नहीं है, कभी खा ले इंसान फिर दोपहर में भूख, दोपहर खाए, शाम में भूख, शाम में खाए, सुबह भूख है ना, तो कहा इससे बदतरीन बर्तन नहीं, कभी भरता ही नहीं है। फिर आगे फरमाया इब्ने आदम के लिए चंद लुकमे काफी है जो इसे खड़ा रख सके, इंसान को चंद लुकमे भी काफी है जो सिर्फ उसे खड़ा रख सके, अगर ज्यादा का शौक हो तो ज्यादा ज्यादा एक तिहाई खाओ, एक तिहाई पियो, एक तिहाई खाली रखो, मैक्सिमम लिमिट 1/3 मैक्सिमम, इतने लुकमे खाओ कि बस खड़े रह सको, जिंदा रह सको, काम कर सको, और मैक्सिमम लिमिट 1/3 एक तिहाई पेट। और आज डॉक्टर्स ये कह रहे हैं सबसे ज्यादा बीमारियां भर पेट खाने से, वो तीसरे हुक्म हलक तक खाने से आ रही है, अगर वो एक तिहाई के सिस्टम जारी कर देना, 1/3 फूड, मेरी भूख है 3 रोटियों की, तो 1 रोटी खाना, 1 गिलास पानी और फिर बाकी पेट खा ला, देखिए आप बहुत सारी बीमारियों से बच जाएंगे, बच जाएंगे। नहीं, मेरी भूख 9 रोटियों की है, तो 3 रोटी फिर उसकी एक तिहाई होती है ना, और उसके बाद पानी, और उसके बाद खाली हिस्सा हो पेट में, है ना। तो ये बड़ी अहम चीज़ है। आज हम इतना खाते हैं महफिलों, दावतों में, घरों पर, कि देखकर कभी कर, हाँ किसी को भूख उतनी है और उसका 1/3 हुआ तो ठीक, और बचपन से अगर आप बच्चों को डालेंगे खाने की, खूब खाने की आदत, तो वो खाने वाले वाले बन जाएंगे, है ना। तवानाई ताकत ठीक है, कुछ हो सकती है, लेकिन ये दुरुस्त नहीं है, इसलिए कि बीमारियां बहुत सी होती हैं। तो शरीयत में देखिए कितने अच्छे, तो आप सामने 1/3 मैक्सिमम आपने क्या फरमाया, उतना खाए अपने आदम जितने में खड़ा हो जाए। हाँ, अगर ज्यादा खाना हो तो 1/3 मैक्सिमम लिमिट है, 1/3 ना, मिनिमम नहीं। हमारे पास तो 1/3 तो कुछ है ही नहीं, क्यों, तीसरा हुक्म में तो हलक तक आ रहा है पूरा। अब पेट का 1/3 यहाँ सुन्नत है, यहाँ पेट फुल करके यहाँ से हलक तक लाने की बातें चल रही, तीसरा हुक्म, कैसी अजीब बात है ना। और उसके नुकसान भुगत रहे हमसे, सेहत, बीमारियाँ, मुख्तलिफ जरासीम, मुख्तलिफ जगह बहुत जल्दी असरअंदाज होना, ओबेसिटी, मोटे हो जा रहे हैं लोग अननेसर इतने, और मुख्तलिफ बीमारियों से आज, ठीक है आज हम लोग महसूस नहीं कर रहे हैं, आज से 10 साल बाद का ज़माना इसी किस्म का होने वाला, इसलिए कि हमसे आगे वाले जो नुकसान, गलतियाँ करके नुकसान भुगत रहे, पीछे वाले अगर उस तर्ज पर रहे तो वही होगा। पूरा अमरीका और पूरा यूरोप ओबेसिटी में, मोटापे में और फूलने में परेशान है, इसलिए खाने का अंदाज वो बना लिया कि दिन रात खा रहे और पी रहे हैं, खाने पीने के अलावा ज़िंदगी जीने का कोई उनका तरीका नहीं, खाते पीते हैं और शहवत रानी करते, इसके अलावा कुछ है ही नहीं उनके पास, तो जिंदगी ही है उनके पास, पूरी दुनिया मेहनत करती है और वो बैठ कर खाते हैं पूरे हमारा, है ना। अमेरिका की मिसाल दुनिया में ऐसी है कि समझ लीजिए 5 भाई है, 10 भाई है, 9 कमाते हैं और 1 खाता है, वो अमेरिका पूरे दुनिया का खून चूसता और खाता है, उनको कमाने की जरूरत नहीं है, इसलिए कि पूरी दुनिया काम करे, पैसा उन्हीं को जाता है, उसका फायदा उन्हीं को जाता है, तो बस उसी में पूरी जिंदगियां गुजार रहे। और आप बोलेंगे नहीं टीवी पे तो उनके रोल हीरो हीरोइन से ऐसे रहते, वो तो सिर्फ रोल मॉडल से इक्का दुक्का ही मिलता है वहां, बाकी पूरे वैसे नहीं। फिर पहले खिलाकर मोटा करते, फिर इनको बता के बोलते इन जैसे होने के लिए ये करो, तो दोनों तरफ से अपना फायदा, स्लिम होना है, ट्रिम होना है, तो ऐसा करो, फिर वैसे चीजों को भी प्रमोट कर दे इससे आप खा पी के मोटे हो जाए, तो सिस्टम समझो, वरना वो लोग नुकसान में, हम भी उनके पीछे चल रहे ना, वही स्टाइल, मैं भी वैसे ही खाता हूँ, उसी किस्म से खाता हूँ, इधर एक हाथ से खा रहा हूँ, एक हाथ से पी रहा हूँ, वहीं सो जा रहा हूँ, सोते सोने तक खा रहा हूँ, उठते खाना शुरू कर दे रहा हूँ, हाँ जूतों में ही सो जाता हूँ, फला इस तरह का उनका तरीका इख्तियार करेंगे, जाहिर सी बात है वो जिस नुकसान को भुगत रहे हैं कुछ 10-20 साल में हम भी भुगतने वाले नुकसान, ठीक। तो पेट जो है मैक्सिमम 1/3 खाना है, इतना मत खाइए कि सांस लेना ही मुश्किल हो कभी कभार, सिर्फ खाने की वजह से, है ना, खाने की वजह से लोगों को बहुत सी तकलीफें होती है, इसलिए कि कभी दावत आ गई तो फ्री का खाना होता है, आदमी टूट पड़ता है, और इतना खाते हैं कि बाद में तो कोई एंटा एसिड ले रहा है, एसिडिटी नहीं होना बोल के, तो कोई हाजमे के लिए कुछ जो है चीज़ें पी रहा है, वो पीने के लिए मुश्किल होती है उसको, क्योंकि डकार लेने को भी जगह होना ना पेट में, वो भी नहीं आ रही, वो पूरा पानी ऊपर तक रहता है, फिर वो खाई करके निकालता है पूरा, है ना, इसलिए फ्री मिल गया खा लो। अगर आपको फ्री मिले भी तो मैक्सिमम कितना खाना है, 1/3 याद रखिए। देखिए सहाबा का मामला और आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी अगर देखें ना, खाने के मामले में बड़े बेनियाज लोग थे, और अगर आप खाने से बेनियाज नहीं हैं तो लोगों में बड़े बदअखलाक माने जाते हैं आप। खाने से बेनियाजी होना एक आदमी में, तो उससे उसके अखलाक बड़े बुलंद होते हैं, कैसा, अब खाना देखते कुछ लोग ऐसे होते, अरे ये चल रहा क्या, खाना आ गया, अरे यहाँ इज्तिमा चल रहा, खाना आ गया, चाय आ गई, देख खाना जा रहा, देख फला हो रहा, तो आप हमेशा जो खाने से बेनियाज होते ना, बदअखलाक माने जाते सोसाइटी में। कुछ लोगों को देखिए आप, जो खाने की बातें करते हैं समाज उनको बदअखलाक मानता है, अरे यार फालतू आदमी सिर्फ खाने की बातें करता है। तो आप सल्लल्लाहु अलैहि वसल्लम सहाबा ऐसे बेनियाज थे खानों से, कि कभी कोई रिवायत में आता कि 3 दिन नहीं भूखे और खाना दो टूट पड़े हो, टूट नहीं पड़ते थे, अगर आया तो बोलता था उसको दे दो, वो बोलता था उसको दे दो, इसलिए कि वो सब बेनियाज थे खाने से। तो ये बड़ी अहम चीज़, अगर कोई आदमी वाकई में आज भी अगर खाने से बेनियाज हो जाए ना, तो बड़ा बाखलाक माना जाता है। जैसे मिसाल के तौर पर आप किसी महफिल में गए, महफिल में जाके आप बैठे, इंतजार करो लोग लाएंगे, अरे लाओ ना बोलते, अरे वो भुक्कड़ बैठा उसको दो पहले जाओ। एक आदमी बेनियाज बैठा है तो लोग बोलते हो जल्दी दो उसको, कब से बैठा है, आपने खाना दे दिया, ठीक आप खा रहे हैं, लोग खुद नजर रखें। अब आप क्या करते, 1 रोटी है अभी खत्म होने वाली यार, अभी 2 ही नहीं वाले लिए, हालांकि अब उन पहले मंगा लेंगे एडवांस, रोटी लाते का भाई साहब, तो वो जो ग्रुप रहता ना देख रहे उसके पास कितनी रखी फ्री मंगा रहा हूँ, देखो देखो उसको कितना खा रहा हूँ, है ना। एक आदमी खाने से बेनियाज है तो उसके अखलाक भी ऊंचे हो जाते हैं, खाने से जो बेनियाज नहीं है खाने पे नजर रखता है ये बदअखलाक आदमी ही होंगे, इसलिए कि खाना आते उसकी गाड़ी पंक्चर हो जाएंगी, फिर वो हर काम खाने के लिए करेगा, भाई यहाँ चलना है खाने क्या मिलेगा, अपने को वो काम करना है, इसके बाद क्या मिलेगा, खाना आ गया तो उसकी जबान वो निकलना चालू हो जाती है और बस उसका पेट वो करता है। खाने से सहाबा की और आपसों की बेनियाजी थी, इसलिए कि दुनिया में खाने के लिए लोग नहीं आए थे। जो खौमें खाने को आती ना वो ऐसी टूट पड़ती है उस पर। तो रिवायतों में आता है कहीं कहीं दिन भूखे सहाबा होते हैं, लेकिन टूट पड़े बल्कि रिवायत नहीं आती, खाने पर टूट पड़ते थे, खाना आए बाद भी ट्रांसफर होते रहता था। बल्कि कुछ हालात तो ऐसे थे मदीने के कि अगर एक शख्स कोई चीज़ काटता जुबा करता और रान का गोश्त किसी तोहफे में भेजता तो वो पड़ोसी उस पड़ोसी को तोहफा देता, वो पड़ोसी उस पड़ोसी को तोहफा देता, वो पड़ोसी उस पड़ोसी को तोहफा देता, और वो रान वापस घूम के उसी आदमी के पास आती जिसने जुबा किया था। ईसार किसको खाने पर टूट नहीं पड़ता, अरे खाना है मेरा बाजू वाला ज्यादा मुस्तहक है, अरे रान खाए ट्रांसफर दे दो उसको। फिर वो सोचता नहीं यार मेरा पड़ोसी यार ज्यादा मुस्तहक दे दो उसको, वो बोलता नहीं यार वो, और वो छोटी सी बस्ती में फिर वो रान घूम के उसी के पास आती कि जिसने सुबह किया था, बोलता अरे फिर मेरे पास आ गई क्या, बोलता फिर इसको आगे बढ़ाओ। समझ रहे हैं बात को, बेनियाज खौमें थी खाने से, ठीक है। और आदमी जिस चीज से बेनियाजी गिना इख्तियार कर लेना अल्लाह ताला उसको गिना दे भी देता है, उसको बेनियाज कर देता है। अब हम टूट पड़े हुए खानों पर तो अल्लाह उसका मोहताज रख रहा है उनको। जब आदमी उससे मोहताजी छोड़ दे, गिना उससे इख्तियार बेनियाज हो जाए, तो जो आदमी खाने से बेनियाजी इख्तियार नहीं करता ना वो बहुत बदअखलाक माना जाता समाज के अंदर। तो कोशिश कीजिए खाना अच्छी से मिलेंगे ही ना आपको, वरना बहुत से लोगों का ऐसा होता खाना बोले तो बिल्कुल वो दीवाना पागल हो जाता है, अब कोई काम नहीं करवा सकते कुछ नहीं होगा, मतलब पहले खाना, हर बात में खाने की बातें चलती रहती है उसकी, कैसी बदअखलाकी है। अखलाक का तकाजा भी याद रखिए। तो बहरहाल शरीयत वही सिखा रही है, एक तिहाई खाएंगा तो खाने में टूट क्यों पड़ेगा, बोलेंगे थोड़ा भी मिला तो मेरा पेट भर जाता है इसलिए कि मैं इतना खाता हूँ। गिना बेनियाजी इख्तियार कर लेंगे खाने पीने से, ये बड़ी अहम चीज़ है, इससे आदमी के अखलाक अच्छे लगते हैं, ठीक है, ठीक है। आठवीं चीज़ जो है, जो इकट्ठे जो है बैठ जो है बैठने वालों में सबसे पहले जब आप सब इकट्ठे बैठे हैं तो सबसे पहले आप खाना उससे शुरू करेंगे, पीना उससे शुरू करेंगे जो उम्र में सबसे ज़्यादा हो, कोई शेख है, बड़ा आदमी है, बूढ़ा आदमी है, और फिर उसके लेफ्ट राइट और लेफ्ट ऐसा शुरू, या तो लाने वाला अपने लेफ्ट से शुरू करे, या फिर एजेड जो आदमी उससे शुरू करे, या उससे इजाजत ले ले, समझो अब कोई उम्र रसीद आदमी लेकिन बहुत दूर है, उससे इजाजत ले ले कि शेख मैं यहाँ से शुरू करता हूँ सीधे हाथ से, वो कहेंगे हाँ ठीक है आप शुरू कर दीजिए। जैसे कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अगर मजलिस में पीने की कोई चीज़ लाई, अब इब्ने जो है अब्बास रजी अल्लाह बीच में, चूंकि आपके चचा भी थे और बड़े थे, और चचा बाप दाखिल भी होता है याद रखिए, और बड़े थे, तो आपने अब्बास रजी अल्लाह को कहा अब्बास क्या मैं सीधे हाथ से शुरू करूँ, तो पता चला पहला हक उम्र रसीद आदमी का था उनसे, लेकिन चूंकि अगर बीच से शुरू करते तो मुश्किल होती, वो बीच में थे तो इजाजत ली, अब्बास शुरू करो, अब्बास ने कहा शुरू करो, तो आप सीधे से शुरू करते भाई। अगर वैसा ना हो, खाना कम हो, लिमिटेड हो, तो पहले आप बूढ़े आदमी के पास जाएंगे, उमर रसीदा शेख के पास, कि भाई शेख आप ले लीजिए पहले इसमें से एक घूट, दो घूट, दस घूट हो गया, फिर मैं आपके सीधे उल्टे तरफ शुरू करूंगा। समझ रहे हैं बात को, तो अगर कम हो तो वैसा, ज्यादा हो तो आप इजाजत ले ले कि शेख मैं यहां से शुरू कर दूं सीधे से, इसलिए कि आप थोड़ा दूर है मुझसे, रिस्पेक्टफुल पर्सन है, एजेड आदमी है, आपके वालिद मोहतरम, तो इजाजत ले ले मैं शुरू करता हूँ सीधा, ठीक है। तो खाना और पीना कहाँ से शुरू करेंगे, सीधे से उल्टे की जानिब सर्विंग के लिए। और समझो मजलिस में बैठा हूं और कोई आदमी मेरे से शुरू करा जबकि मैं उल्टे तरफ, तो मैं क्या करूंगा, सीधे से आओ, है ना, वही आदमी कर सकता सीधे से आओ जो गनी है खाने से, बेनियाज है। मैं रहूंगा तो उनको पूरी खजूर की प्लेट यहीं रख दो, पूरा कहवा है तो यहीं रख दो, पूरा मीठा है तो यहीं रख दो, देखेंगे बाद में क्या बचता उधर जाना, उधर क्या सोच रहे, वो बुढ़े तो खावा के पूरी जिंदगी गुजार चुके ना, हम जवानों को चाहिए ना पहले, होगा नहीं होगा, हम खाने से गनी नहीं है ना, तो हम उसी के मोहताज है, तो अल्लाह उसी का मोहताज रख रहा है। मैंने उधर सीधे हाथ से लाइए, आप सीधे हाथ से हो सकता नहीं बचेंगे, आप इधर है नहीं बचा तो कोई मसला नहीं, आप उधर से लाइए। समझ रहे हैं बात को, सीधे से हो, अगर मैं ही सीधे बैठा हूं तो फिर मैं ले सकता, ये नहीं कि उल्टे से लाओ, नहीं सीधे से, क्योंकि मैं उस तरफ, लेकिन इसका हरगिज मतलब नहीं कि पूरे लोग सीधे से बैठ जाकर नको वाले सीधे से बोल दिए इन्होंने, बद अखलाकी भी दिखना, अपने खाना भी ज्यादा है, सीधे से बैठ जाता हूँ, ऐसा नहीं। ईसार है, ईसार याद रखिए, कुर्बानियां दीजिए एक दूसरे के लिए, तो सीधे से जो खाना सर्व होगा उल्टे की तरफ, बड़े आदमी शुरू करेंगे, दूर हो या बदनज़मी हो सकती है बड़े आदमी को देने से, तो इजाजत मांग ले कि मैं यहाँ से शुरू कर देता हूँ, और कोई भी आदमी ना नहीं कहेंगे, कहेंगे बिल्कुल शुरू कर दीजिए, ठीक। इसी तरह जो है आप सल्लल्लाहु अलैहि वसल्लम को देखा गया, जब किसी ने जो है खाने कुछ लाया और जो है उल्टे हाथ से शुरू किया, तो आपने कहा नहीं सीधे की तरफ से, सीधे की तरफ से, मतलब उसको मना किया और कहा सीधे की तरफ से ले जाओ। तो अगर ऐसा भी हो सकता है कोई आदमी डायरेक्शन दे रहा हो, कोई आदमी उल्टे शुरू करता, आप बिल्कुल बोल सकते हैं सीधे की तरफ से, तो ये आदमी जो उल्टे की तरफ है बुरा ना माने कि उसने वहां से मेरे पास से कैसा भेजा, मैं क्या हकीर था क्या नहीं। आप सल्लम ने देखा एक शख्स जो है उल्टे से बांटा था, आपने कहा सीधे से, वो आदमी वहां से निकला सीधे की तरफ चला गया सीधे से। तालीम यही है कि नहीं जान दो अभी उल्टे से कर लो बाद में, सीधे हाथ मिलाना आपको मजलिस में सीधे से उल्टे की तरफ, खाना बांटना है सीधे से उल्टे की तरफ, ठीक है। इस तरह से उसका नज़्म होना चाहिए। इसी तरह آپ نے فرمایا کہ جو سرونگ کرے وہ آخری میں کھائے اور پیے. آپ نے دیکھا کہ ایک آدمی کو کہا کہ تم بانٹو, سیدھے سے بانٹو, وہ سب کو شربت دینے لگا. اس کے بعد آپ نے کہا جو برتے وہ آخر میں پیے. یہ بڑے اخلاق کی علامت ہے کہ جو برتتا آخر میں, ورنہ ہمارے پاس کیا ہوتا ہے برت رہا آدمی, ارے کہاں گیا ہو, تمہاں چکتے کھڑا ہو کونے میں ادھر منہ کر کے, ارے کیا کر رہا ہو, تو نلی جھٹک کے کھا رہا ہوں کونے میں, نلی آ گئی تھی تو سوچا کھا کے آگے بڑھتا ہوں. بہت سی بار ہوتا ہے ایسا لوگوں کو دیکھی, جو برتے وہ آخر میں کھائیں گا. یاد رکھیے اس میں کیا حکمت ہے, اللہ کے رسول صلی اللہ علیہ وسلم بڑی حکیمانہ بات کر رہے ہیں, اس لیے کہ اگر بیچ میں لوگ کھائیں گے تو برتنے کا نظم بگڑ جائے گا, دوسرا اگر آپ بیچ میں کھائیں گے تو آپ کی بد اخلاقی نظر آئیں گی پورے عوام کو, کہ یار برت رہا دیکھو کیسا کھا رہا ہے. پھر لوگ کیا سوچتے ہیں, انہیں یار انگلیاں ڈال رہا ہوں گندی اس میں, اس سے میرے کو لا کے دے رہا, ابھی کھاتے کھڑا تھا, یہ اس کا جھوٹا تو نہیں کھا رہا نا, میں جو میرے کو ملا انگلیاں ڈال کے لایا ہوں وہاں کھاتے کھڑا تھا نا, میرے اس میں سے بھی کھایا ہوں, تو آپ کی بد اخلاقی بھی چھلکتی ہے. تو اخلاق بھی بچ جاتے ہیں اور سسٹم بھی اچھا ہوتا ہے جب آپ سنت پہ چلے تو, کہ جو برتیں گا لاسٹ آخر میں. یہ ہو سکتا ہے کہ میں دو صفوں کو برت کے ہٹ جاؤں گا اور میں کھا لوں گا, ٹھیک ہے الگ بات, پھر میں چلا جاؤں گا, پھر آپ ختم ہوں گے, لیکن جو برتنے والا ہے لاسٹ. یا ہو سکتا ہے پوری سب کو برتوں اور آخری میں بیٹھ جاؤں جا کے, وہ بھی ہو سکتا ہے, لیکن اس کا ہرگز یہ مطلب نہیں ہے کہ آپ بیچ میں کھاتے رہے اور لوگوں کو لے جاتے تھے تھوڑا پی کے لے آئے, چلو دیو تھوڑا کھاتے جا رہے, اور تو نہیں آخر میں آپ نے فرمایا. ٹھیک, اسی طرح نوی چیز مجلس میں جو ہے عمر یا فضیلت والے اگر لوگ ہو تو ان سے کھانے کو آپ جو ہے پہل کرنا چاہیے, کہ سب اب کھانا برت دیا آپ نے, تو اب آپ اس شخص کو کہیے جو عمر میں اس نے فضیلت میں بڑھائی کی, بے شک آپ شروع کیجیے, تاکہ وہ جب شروع کریں گے سب شروع کریں گے ان کے پیچھے. ہوتا ہے لوگ رک جاتے نہیں, بھائی ابھی سب کو برتنے دو, یہ بھی ادب ہے یاد رکھیں, لیکن ہر جگہ ضروری نہیں ادب کو فالو کرنا. اس لیے کسی جگہ آپ کو کھا کر جلدی نکلنا ہے, ٹرین ہے آپ کی, فلاں ہے, مسئلہ ہے, انتظامیہ میں آپ ہے, وہاں تھوڑی بیٹھیں گے آپ سب کے لیے, لیکن عام حالت میں برتنے کے بعد آپ کسی عمر رسیدہ بڑے آدمی کو شیخ آپ شروع کیجیے, پھر وہ کہیں گے چلو بسم اللہ بھائی سبھی شروع کیو, میں کیوں شروع کروں اکیلا, سب شروع ہو جائیں. ٹھیک ہے, سمجھ رہے آپ بات کو, تو فضیلت والا ان سے ویسا نہ ہو کہ ابھی جو ہے برتا جا رہا ہے اور آپ کھاتے بیٹھے اس کے پاس, اور وہ دیکھ رہا ہے یار کوئی بھی نہیں کھانا شروع کیا اور آپ کھا رہے. ٹھیک ہے, یہ کوئی ادب کے خلاف نہیں ہے, لیکن ادب تو یہ ہے کہ جو ہے لوگ جو ہے جب بڑھتے سب کو ایک ساتھ ملے اس کے بعد سب ایک ساتھ شروع ہو, اور بالخصوص جو فضیلت والا بڑا آدمی اس سے آپ کہیں اجازت لے کے بھائی شروع کیجیے, اور وہ کہے ہاں چلیے بالکل سب شروع کریں گے ایک ساتھ. ٹھیک ہے, یہ ہو سکتا ہے. اسی طرح دسویں چیز جو ہے ضرورت کے مطابق کسی جھجھک یا تکلیف کے بغیر کھانا کھائے, مہمان کو میزبان کو خامخواہ تکلیف نہ دے. میں مہمان کو تکلیف کی بات نہیں کر رہا ہوں, میزبان کو خامخواہ تکلیف نہ دے, بنا تکلف جھجک کے کھائے. کھانا آپ کے لیے ہی بنا کر رکھا گیا ہے, بعد میں جانوروں کھلانے کے لیے نہیں رکھا گیا ہے. وہ مجلس میں گئے دستر پہ بیٹھے, اتنا سا سالن اتنے سے چاول لی, اب وہ کھا لیا اس کے بعد بیٹھے ہوئے, پھر کوئی آگے لیجئے نا, ہاں ہاں ٹھیک ہے. اب اس نے نہیں بولا کیا ہلکٹ لوگ ہے یار, ایک بار بھی لو نہیں بولے, تو وہ کھانا کیا پھینکنے کے لیے آپ کو دیکھنے کے لیے رکھا گیا دستر پر, جب تک آپ بولیں گے نہیں وہ کھاتا نہیں ہے نا. اور کبھی تو حالت یہ ہے ریا اور جھوٹ کی, ریا دکھاوا کرتے ہیں, گھر پہ دس روٹیاں کھاتے چور کر, مجلس میں صرف دو نیوال, نہیں بس میں اتنا ہی کھاتا اتنا ہی کھاتی, بولتے نہیں نہیں لیجیے نا لیجیے نا, بولے تو پھر وہ اتنا غصہ ڈالتا, وہ برابر پورا کھاتا ہو, نہیں میرا بہت ہو گیا, ارے لیجیے نا, پھر وہ ڈالتا. اس کو بولتے ریا, کھانا تو ہے دس روٹی لیکن دکھاوا کر کر کے کھائیں گے, تکلفات بتا بتا کر کھائیں گے, نہیں نہیں نہیں نہیں نہیں نہیں نہیں نہیں نہیں, اور برابر کھاتے جا رہے, اور نہیں کے لحاظ ایسا نہیں ہوتا ہو, ایسا کھانے کو نہیں روکتا ہو خالی, ایسا ارے نہیں نہیں رکا بھی آگے رہتی, ارے نہیں ڈالتے تو اچھا رہتا, رکا بھی بھرتے جاتا ہوں, ارے اس کی کیا ضرورت تھی, بول کے ادھر دیکھ رہا ہوں, دیکھ رہا ڈالو مطلب ڈالتے رہو, ادھر کیا ضرورت تھی, گھر پر کھاتے ایک دم دس روٹیاں اور مجلس میں کیا بتا رہے میں ایک روٹی کھاتا ہوں, ریا, تاکہ پور تکلف کھانا ہو, لوگ بار بار کہے لیجیے نا کھانا دستر پہ کیوں رکھا گیا ہے, کیوں رکھا گیا, دکھانے کے لیے, بعد میں سڑا کر پھینکنے کے لیے, آپ کے لیے ہے نا, پھر لیجیے نا کیا. تو مہمان کو میزبان کو تکلیف نہ دے, دوسرا کچھ جگہ مہمان بھی تکلیف نہ دے میزبان کو اور میزبان بھی تکلیف نہ دے مہمان کو. مخاموں کا کچھ لوگ ہوتے ہیں جاتا, جیسا کہ اب ایک بار میرا جانا ہو ایک بستی میں جہاں لوگ بڑے پر تکلف ہوتے ہیں کھلانے کے معاملے, اب ہم تو بے تکلف معاملہ ہے, کھانا لائے گئے جتنا کھانا تھا کھا لیا, اس کے بعد وہ آئے نمودار ہوئے سمجھ لیجیے, ارے لیجیے, چونکہ باقی سب بیٹھے ہوئے تھے انتظار میں, کسی نے ڈالا نہیں, جو شروع کیا انہوں نے ڈالنا, میں نے کہا ہمارا ختم ہو گیا, تو نہیں کہا ابھی تو لینا ہی پڑے گا, اور پلیٹ بھر دی, میں نے کہا پلیٹ آپ بھرو پورا بھر دو, اس کو پیک کر کے دے دو کہ میں نہیں کھاؤں گا, ہمارا کام ہو گیا, تکلفات نہیں ہمارے پاس, یہ کھانا تھا اتنا کھا لی. لیکن وہ تمام جو میرے ساتھ ہو گیا بول کر بیٹھے تھے, الحمد للہ میرے بعد بھی چار چھ پلیٹیں کھائے انہوں نے, یہ ریا تھی, مطلب دکھاوا کر رہے, تکلیف دے رہے تھے, اس لیے نہیں سسٹم ہے وہ ڈالیں گا تو ہی ہم کھائیں گے. تو کئی جگہ جو بے تکلف انسان ہو تو پھنس گیا, ہم نے تو کھا لیا جتنا ہم کو کھانا تھا. تو مہمان بھی میزبان کو تکلیف نہ دے, میزبان بھی مہمان کو کھانے میں تکلیف نہ دے, جتنا کھا سکتا ہے کھلائے, جتنا کھانا وہ خود لے کر کھائے وہ کھانا آپ کے لیے رکھا گیا ہے, ٹھیک ہے، تو ایک دوسرے کو تکلیف دے، خواہ مخواہ کے تکلفات نہ برتے۔ گیارہویں چیز، کھانے میں شریک ساتھیوں کا بھی لحاظ رکھے، ٹھیک ہے، اور ان سے زیادہ تیز اور جلدی کھانے کی کوشش نہ کرے، اس معنی میں کہ جب کھانا کم ہو، کھانے میں تین روٹیاں اور آپ نے دیکھ لیا سامنے ایک اور آدمی ہے تو ایک دم وہ ٹانا ٹان، وہ کمپٹیٹر ہے میرا، اب دو روٹیاں میری ہوں گی ایک روٹی اس کی ہوں گی، کون جلدی کھاتا ہے نا، اور شروع اسپیڈ سے کھا رہتا ہے۔ جب کھانا کم ہو، زیادہ ہو تو کوئی مسئلہ ہی نہیں، لیکن کم ہو تو، ہے نا۔ ایک سلف کا واقعہ آتا ہے کہ ان کے پاس ان کے شاگرد آ گئے 10، انہوں نے کہا میں کھلاؤں گا، مالی اعتبار سے غریب تھے، روٹیاں تعداد میں کم تھی، ایک آدمی کو ایک بھی نہیں آ رہی تھی، سوچا اب کیا کریں، سوچا ایک کام کرتا ہوں، رات کا کھانا تھا، بتی بجھا دیتا ہوں، روٹیاں ڈال دیتا ہوں، میں نہیں کھاؤں گا اور یہ لوگ کھا لیں گے جتنا بھی ہو سکا اس میں سے۔ بتی بجھا دی، روٹی رکھ دی، جب صبح ہوئی اور دیکھا اجالے میں تو روٹیاں جتنی تھی اتنی باقی تھی، اس لیے کہ پورے شاگردوں نے سوچا وہ کھا لیں گا، اس نے سوچا وہ کھا لیں گا، اس نے سوچا وہ کھا لیں گا، اس نے سوچا وہ کھا لیں گا، اس نے سوچا وہ بھائی کھا لیں گا پیٹ بھر کے، ہم سے تو پورا تو کس کا پیٹ نہیں بھرنے والا، کس نے بھی نہیں کھایا، سب بے نیاز تھے کھانے کے معاملے میں۔ ہم ہوتے تو بھائی کتنے روٹیاں ہیں، 10، اور لوگ 10، ہم کو تو 50 50، ہونا 5 5 تو کم از کم 50 ہونا تھا، تو ایک کام کرو پہلے میرے کو کھانے دو اور بعد میں ان کو بول دو کھانا ختم ہو گیا، کہ تو میرے کو ہی لائیں گی اتنی روٹیاں، تو ایسا ہوں گا ہمارے پاس، تو یہ معاملہ نہیں ہونا چاہیے، ٹھیک ہے۔ تو سامنے والے کا بالخصوص تب لحاظ رکھے جب کھانا کم ہو، اور اس کا لحاظ رکھتے ہوئے کھانا کھائے، کہ اسے جلدی نہ کھائے، تیزی سے نہ کھائے، کہ تاکہ زیادہ میں کھا لوں اور اس کو کم ملے، ٹھیک ہے۔ اسی طرح جو ہے بارہویں چیز جو ہے، کھانے کے دوران دوسرے ساتھیوں کو نہ دیکھے، نہ گھورے، نہ خامو کھا کے دیکھے کتنا کھا رہا، کیسے کھا رہا، کیا ہو رہا۔ ہوتے نا کچھ لوگ کھانا کھاتے کھاتے بالکل پوروں کو دیکھتے رہتے ہیں، ارے کیسا کھا رہا، دیکھو نادی دو گے ایسا، ارے کیسے دیکھو جھٹک رہا، لی فنا ہو رہا، ارے اس کے پاس بہت بوٹیاں آ گیا، میرے پاس کمائی اس میں، اس کو فنا دکھ رہا۔ یہ سب نہیں کرنا چاہیے، کتنی بد اخلاقی، لوگ دیکھتے ہیں دوسرے کھانا اور بولتے بھی تو کتنی بوٹیاں آئی تیرے سامنے، مطلب تو کھا رہا تھا یا میری بوٹیوں میں نظر رکھ رہا تھا، ہوتا ہے بولتے ہی بعد میں، نظر مت رکھیے، آپ کو جو ملا کھا لیجیے، دعوت ہے آپ کی، تقدیر کی بوٹیاں آ گئی آپ کو، اب نہیں ملنا تھی تو نہیں ملنا تھی، ٹھیک ہے۔ بہرحال تیرہویں چیز جو ہے، ایسا کوئی کام نہ کرے جو لوگوں کو دستر پر معیوب لگے، بہت سے لوگ یہ اخلاق نہیں ہو، دستر پہ کھانا کھا رہے اور چھینک آئی، اچھی سامنے والا بول رہا ہے کیا ہے بھائی صاحب، یہ پورا نہا کے آیا تھا پھر نلا دیا آپ نے، اور میرا کھانا تھا یہاں، نہیں وہ چھینک آ گئی، تو منہ نہیں پھیر سکتے تھے آپ دستر پہ ادھر چھینکنے کے لیے، اتنے بھی اخلاق نہیں، دستر پہ کھانا کھا رہے، کھانا کھا رہے ہیں، سامنے لوگ بیٹھے ہیں، ہڈی اٹک گئی تھی، تو یہ ایسا منہ کھول کے نکالتے، آپ منہ کو ڈھک کر بھی نکال سکتے تھے نا، منہ پھیر کر بھی نکال سکتے تھے، وہیں لوگوں کے سامنے کتنی بد اخلاقی نا، آپ اتنا بڑا منہ کھول رہے ہیں، آدھے دانت سڑے ہوئے، آدھی میں چاندی بھری ہوئی، آدھے سونے کے، آدھے ٹوٹے ہوئے، تمباکو کھانے سے پورے لال ہوئے ہوئے، کوئی بھی بچہ ڈر جائیں گے شیطان سمجھ کے، اور منہ کھول کے پورا اندر سے نکال رہے ہیں اس میں سے، کوئی اٹک نکالی، آپ منہ پہ ہاتھ رکھی، پھر ہاتھ ڈالی، نکالی، یہ طریقہ ہے اس کا، ہے نا۔ تو ایسا کوئی کام مت کیجیے جو ذرا برابری معیوب لگے، لوگ پریشان ہوں کہ یاری کیسا آدمی ہے، جمائیں لے رہا ہے، منہ پھیر لیجیے، چھینک لے رہا ہے، منہ کھول کے برابر ہاتھ ڈالتا ہے، یہ بہت بری، یا تو یا پیالے میں سیدھے ہاتھ ڈالتا ہے، پانی بھرت رہا تو گلاسوں میں ہاتھ ڈالتا ہے، کٹورے سالن میں ہاتھ ڈالتا ہے، چیز دے رہا تو نیچے سے پکڑنے کے بدلے اوپر سے انگلیاں ڈال کے ایسا پکڑ رہا ہے پلیٹ کو، انگلیاں اندر جا رہی ہے کھانے میں، کسی کو پسند نہیں آئے گا۔ تو بہرحال اس معاملے میں احتیاط کرے، ٹھیک ہے۔ اسی طرح جو ہے چودھویں چیز جو ہے جو آپ یاد رکھیں، وہ یہ ہے کہ تنگ دست کے ساتھ اگر آپ کھانا کھائیں گے تو یہ ایثار ہے، تنگ دست لوگ ہیں ان کے ساتھ کھانا کھا رہے تو آپ ایثار کر رہے ہیں ان کے ساتھ، مطلب ایک قربانی ہے آپ کی کہ آپ ایسے لوگوں کے ساتھ بیٹھ رہے ہیں، کھا رہے ہیں، اللہ نے بہت دیا آپ کو گھر میں، لیکن منع مت کیجیے، یہ بڑی قربانی ہے کہ آپ ایسے لوگوں کے ساتھ، بالکل عام لوگوں کے ساتھ بیٹھ کے کھا رہے ہیں۔ اسی طرح جو ہے ہم عمر ساتھیوں کے ساتھ آپ کھانا کھا رہے ہیں تو یہ خوش طبعی آپ کی، ایک جیسے عمر کے لوگ ہو آپ کھانا کھا رہے تو یہ بڑے ایک جیسے خوش مزاجی ہے، ساتھ ہے، کہیں جا کر کھا رہے ہیں، یہ اس کی علامت ہے، ٹھیک ہے۔ اور اسی طرح جو ہے اگر بزرگ لوگوں میں کھا رہے تو یہ احترام کی علامت ہے، آپ احترام سے کھانا کھائیں گے، تو غریب لوگ ہیں تو آپ ایثار کر رہے ہیں، ہم عمر لوگوں میں کھا رہے ہیں تو یہ تو خوش طبعی ہوں گی، آپ ایک دم ہنستے کھیلتے کھائیں گے، لیکن اگر بڑے لوگوں میں تو، ورنہ کیا ہوتا ہے نوجوان بیٹھے بڑے لوگوں کے ساتھ اور وہاں بھی ان کی ٹھیٹھی ٹھاٹا چالو ہے، سب پریشان کیا یار یہ کیا چل رہا ہے، تیرا کیا چل رہا تھا فیس بک پہ، آیا تیرے کو تو فلاں ہو گیا، اور یہ سب بوڑھے لوگ دیکھتے رہتے کیا چل رہا ہے ان کا، یہ کیا رہتا فیس بک، یہ بچوں کو کیا ہوگا، یہ کیسا ہے کہ اتنا تو احترام ہونا کہ ایک بڑے کے سامنے چلائے نہ کم از کم، اور بس فل ایک دم معاملہ چل رہا ہے نا، بد اخلاقیوں کے بہرحال انتہا ہو چکی ہے، ٹھیک ہے۔ تو اس طرح سے آپ نہ کریں۔ اسی طرح یہ 14 ادب تھے کھانے کے وقت، اب کھانے کے بعد کے کچھ مختصر ادب رکھ دیتا ہوں، بات ختم کرتا ہوں۔ کھانے کے بعد جو ادب رکھیں گے وہ یہ ہے، سیر ہو کر کھانے سے پہلے کھانا بند کر دے، کھانے سے پہلے کا ختم کرنے سے پہلے ادب ہے، پیٹ بھرنے سے پہلے آپ کا کھانا ختم ہو جانا چاہیے، آپ صلی اللہ علیہ وسلم نے ایسے ہی کیا، اسی کا حکم دیا۔ دوسرا، हाथ और उंगलियों को चाट कर साफ करेंगे और उसके बाद धो लेंगे, मतलब प्लेट भी साफ, हाथ भी साफ, उंगलियां भी साफ आपने किया, और फिर आप अच्छे से अपने हाथों को उसको धो लेंगे। मैं इसलिए कह रहा हूँ कि बहुत से लोगों को ये अखलाक भी नहीं होता कि हाथ को धोना चाहिए और पोछना चाहिए, है ना। खाना खा लिया, दीवारों पोंछ रहे, दरवाजों पोंछ रहे, पर्दों में हाथ डाल के निकाल रहे हैं, चल उससे हाथ मिला के हाथ साफ हो जाएंगे, उस किसी से हाथ मिला के हाथ खराब कर रहे हैं, है ना। बहुत से लोग होते हैं ऐसे, नहीं, आप हाथों को चाट लेंगे और धोएंगे या साफ करेंगे, और साफ करने के लिए ज़ाहिर सी बात आप टिश्यू या दस्ती अपने पास रखेंगे, तो जाके वहाँ उसका तुआल रहता रखे बेचारा वो आदमी का, वो इतना साफ हो चुका होता है कि वो खुद धुलावा हो जाता है, मतलब गीला हो जाता है, और उसको बोलते अरे साफ तुआल नहीं रखना, क्या गीला हो गया, जाके बोलते साफ तुआल रखो ना। तो मैं आपको ये कहता हूँ, एक आदमी के लिए इतने बड़े दावतियों को पूरे तुआल दे रहा तो मुमकिन नहीं है, हर आदमी अपनी दस्ती रख ले तो ज़्यादा फायदा है, अपनी एहतियात, टिश्यू होते हैं, दस्तियाँ होती, निकाले पोछ ले, सिंपल एकदम सीधी सी बात है, ठीक। तो हाथ अच्छे से पोछे, साफ करे पहले खाना, हाथों का इसका हाथ धोले वो कर ले, ठीक। खाने के दौरान जो है अगर जो टुकड़े गिरे हैं, चावल गिर गए फलाएं, और जो साफ है उठा कर खा ले, पर आज तो मामला चावल उठा के खाने, दस्तर उठा के खाना दूर, आज तो प्लेट में छोड़ना स्टेटस की अलामत है ना, अरे आधी प्लेट छोड़िए, हम इतना ही खाते कभी भी, इतना छोड़ देते, ये रिस्क याद रखिए, जब इसकी तंगी होंगी तब अकल खुलती कि यार कितना छोड़े हुए थे जब अल्लाह ने फरावा नहीं दी थी, तो चुन के खा लीजिए, बचे हुए खा लीजिए, टूटे हुए खा लीजिए, जो गिर गया था साफ करके खा सकते खा लीजिए, कोई शर्म नहीं कि इतनी बड़ी होटल में ऐसा कैसा करना, उतनी फला, कुछ नहीं होता, ये अदब और अखलाक, ये आलमी अदब और अखलाक है, मैं जो आपको इसलिए मैंने कहा यूनिवर्सल, ये जो है ये एटिकेट्स है, मॉरल्स है, याद रखिए, आप अगर इसको अपनाएंगे नहीं तो फिर कौन अपनाएगा। हाँ, कोई हमारा हीरो उठा खाए नीचे का निवाला तो मैं नीचे की चीजें खाऊंगा, फिर तो ऊपर का खाऊंगा ही नहीं कुछ, नीचे गिरा गिरा खा रहा, क्यों, मेरा हीरो अपनी फिल्म में नीचे का खाता सब उठाकर। तो यहाँ दुनिया के जो सबसे इंसानियत के लिए हीरो एक नमूना जो दिए गए, उनका नमूना ये कि वो नीचे गिरी हुई चीज़ को उठा खाते थे, मैं भी खाऊंगा। अगर कोई बोले कि आपको कमी है तो बोलना नहीं, ज्यादाती है मुझे तो बोलना, इतना ज्यादा है कि नीचे गिर गया बोल उठा खा रहा हूँ इसलिए, तो नहीं क्या कोई परेशानी, नहीं परेशानी नहीं, उठा खाना कोई परेशानी की अलामत है। खेतों में जाते हैं, अपना पैसा खर्च करते हैं, है ना, बहुत से लोग खेतों में जाते हैं आजकल, फल तोड़ने का शौक, तोड़ के फल खाने का शौक, तो ऐसे खेत होते हैं जहां आप खुद तोड़ के खाइए तो वहां गिरे हुए उठा के बेर खा रहे हैं, जब नहीं सुधर, गिरी हुई चीज कैसे खा रहे, तोड़ कर खा रहे, जब नहीं सुधारी, नहीं नहीं, हाँ ये तो मजा है बोले, ये तो कंट्री साइड का एंजॉयमेंट है बोले, गाँव की तरफ का मजा है बोले, है ना। तो मैं भी बोलना बड़े बड़े होटलों में गाँव की तरफ के मजे लेते रहता हूँ, उठा कर खाने का, प्लेटों को साफ करने का, उतना ही मंगाई जितना खाना है, हमारे पास मंगाते कैसा खाने को, ये डिश, कितने लोग, दो लोग, चार डिश, क्यों, तो बताना भी है ना मैं क्या हूँ, अब चार खा सकते हैं कि हम, पैक कराने को भी हमको शर्माते नहीं, पैक थोड़ी कराने का, जाओ गरीब लोग बांट दो, ये अच्छी बात नहीं, आप उतना ही लीजिए जितना खाना है, कोई ज़रूरी नहीं कि आपके टेबल पर चार खाने होंगे तो आप बाइज्जत माने जाएंगे और एक खा रहा हूँगा तो बेइज्जत माने जाएंगे, कुछ भी नहीं है ऐसा, कुछ भी नहीं, ये उसूल फालतू के ढकोस ले, तो एक मुसलमान के लिए इंतहाई ज़रूरी है अपने नबी के तौर तरीक़ों को अपने ज़िंदगी के उसूल बनाएं। दुनिया क्या सोचती है वो सोचती रहे, दुनिया जाए जहन्नुम में, हमको क्या करना है, हमको परवाह नहीं उससे, हमको अपने अखलाक अपने अदब दुनिया को सिखाना है ना कि उनसे सीखना है, ठीक है। इसी तरह उठाकर खा ले, उसकी आपस में तरगीब दिलाई, इसी तरह दांतों का खिलार और मुंह को साफ कर ले, कुल्ली कर ले, ये भी खाने के बाद कर, ताकि कोई गोश अटक जाता है वो तो दांतों का खिलाल करे, साफ करे, कुल्ली करे अच्छे से, ठीक है। इसी तरह जो अपने मुंह को जो अच्छे से साफ कर ले, इसी तरह पांचवी चीज खाने के बाद जो दुआएं हैं खाने की जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम साबित वो करें, अगर किसी ने खिलाया है तो उसको दुआएं दे, चाहे इफ्तार कराई हो तो दुआ दे, चाहे आम खाना खिलाया तो उनको दुआएं दे खूब से खूब, जो आप सल्लल्लाहु अलैहि वसल्लम साबित है। अगर आपको दुआएं याद नहीं तो अपनी जबान में दुआएं दीजिए, अल्लाह बरकत दे आपके रिस्क में, आपने हमें खिलाया, अल्लाह और फलां करे और फलां करे। और ये बात का भी लिहाज रखे दावत से पहले कि हमारा खाना या खाना उन लोगों को हम खिलाए जो मुत्तकी और परहेजगार, आपने फरमाया देख तेरा खाना मुत्तकी लोग खाए, मुत्तकी लोग खाए, बड़ा अहम है कि हमारा खाना, इसलिए कि रिस्क सबसे मेहनत से इंसान जो कमाता है, और इसके लिए तो मेहनत करता ना खाने के लिए, और क्या आपको होना, किसके लिए मेहनत कर रहे आप दुनिया में पैसा कमाने, तो ये चीज मेरी सही लोगों तक जाए, ठीक, मुत्तकी लोगों तक हम पहुंचाए, इसको खिलाए अगर हमारा खाना हो तो, और एहतियात करें कि फासिक फाजिर काफिरों को खिलाने से। बहरहाल इंशाल्लाह मेहमान नवाजी के आदाब और मेहमान जाने के आदाब जब रखूंगा तो ये तमाम चीज़ें इंशाल्लाह मैं आपको रखूंगा, किसको बुलाया जाए किसको ना बुलाया जाए तफसीलात आएंगे। तो ये कुछ मुख्तसर से वक्त में मुख्तसर सी तफसीलात खाने पीने के अदब के ताल्लुक से मैंने रखी, यकीनन ये मुकम्मल आता नहीं था, कुछ बातें और मेहमान नवाजी में आएंगी, मेज़बानी के अंदर आएंगी, आते रहेंगी, बहरहाल बहुत सी चीज़ें और भी इंशाल्लाह तफसीलात आएंगी। अल्लाह रब्बुल इज्जत से दुआ है कि अल्लाह सुब्हानहू व तआला हमको तमाम अदब और اخلاق جو نبی اکرم صلی اللہ علیہ وسلم کے تھے اس کو اپنانے کی ہمیں توفیق عطا فرمائے، ہم تمام کی زندگیوں میں آپ صلی اللہ علیہ وسلم کے نمونے کو جیتا جاگتا ایک نمونہ بنا دے تاکہ ہم اس کے اوپر چلے، ہمارے لیے کتاب و سنت کا سمجھنا اسے عمل کرنا آسان کریں، جب تک ہمیں زندہ رکھے، اسلام اور ایمان پر زندہ رکھے، خاتمہ ایمان پر ہو. آخر دعوانا ان الحمد للہ رب العالمین، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.